आपको नमाज पढ़ने की भी जरूरत नहीं, आपकी नमाज मैं पढ़ लूंगा, ऐसा मत समझना। मैं तो अपनी पूरी कर लूं तो गनीमत है। दोबारा कहने का हासिल ये है कि कुछ करने के इरादे से बैत होना है। एक बात तो ये है, बैत क्या है वो तो अभी बताएंगे। दूसरा ये कि जो लोग पहले से बैत हैं किसी ऐसी शख्सियत से, ऐसे शेख से जो अहले हक में से है, यानी पेशावर पीर जो होते हैं उनमें से नहीं है, अहले हक में से है, और उनसे वो बैत है और वो मौजूद हैं, हयात हैं, तो वो बैत ना हो। एक ही वक्त में यानी एक एक अपने शेख के हयात होते हुए दूसरे शेख से बैत होना नहीं चाहिए। हमारे हजरत शेख रहमतुल्लाह अली कभी कभार किस्सा बयान करते थे, एक साहब आए कहने लगे मैं फलाने से भी बैत हुआ, फलाने से भी बैत हुआ, आपसे भी बैत होने के लिए आया। ये कोई ये नहीं है, कोई धंधा नहीं है, एक से बैत हो गया। अगर वो नहीं है, उनका इंतकाल हो गया है, तो उनके इंतकाल के बाद क्योंकि अभी हमारा काम बाकी है, तो दूसरे किसी ऐसे शेख से जो अहले हक में से हो और उनके सिलसिले से ताल्लुक रखता हो तो ज्यादा अच्छा, कि अब तक जो काम हुआ है वो आगे बढ़े। बार लोग सिलसिला बदल डालते हैं, उसकी वजह से भी ये हो जाती है, एक धंधा चल रहा था अब वो छोड़कर दूसरा शुरू करेंगे। तुम्हारा कहने का हासिल ये है कि अपने उस पहले वाले शेख के जो अहले हक में से है जिंदा होते हुए किसी दूसरे से बैत न हो, ये समझ ले। ये बैत के जब अल्फाज कहलवाए जाएंगे तो वो बैत के अल्फाज आप कहेंगे इसी नियत से। और जो लोग मुझसे ही बैत है पहले से, वो अगर तजदीदे बैत के लिए यानी इस नियत से कि हमारी बैत जो है फिर ताजा हो जाए, तो इस नियत से अगर कहना चाहें तो उनको भी कहने की इजाजत है, वो तो कह सकते हैं। तो बहरहाल वही जो बतलाया उसके मुताबिक एहतमाम करें बैत होने के सिलसिले में, और ये दिल में नियत यही हो कि जो हिदायतें हमें दी जाएगी उस पर हम अमल करेंगे। हिदायतें ये बैत का ही ये होते हैं, इसलिए होते हैं कि आपकी दुकान ज्यादा चले, आपका कारोबार ज्यादा चले, आपके खेत में पैदावार ज्यादा हो। नहीं, बैत तो अल्लाह ताला के साथ ताल्लुक कायम करने के लिए हुआ करती। अभी बैत होने वाले जब आते हैं मुलाकात के लिए तो मेरी दुकान नहीं चल रही है, मेरा कर्जा बहुत हो गया है, फलाना किसी चीज के लिए दुआ करवाना या कोई बुरी चीज नहीं है, करवा सकते हैं, लेकिन ये समझना कि बैत हुए हैं तो अब ये सब इन्हीं यही गया, इन्होंने सारा कॉन्ट्रैक्ट हमारा ले लिया। आप यूं समझे कि मैंने आपका कॉन्ट्रैक्ट ले लिया, आपकी तिजारत का भी, आपकी खेती बाड़ी का भी, आपके घर में कोई बीमार हुआ है तो उसकी तंदुरुस्ती का भी, और कोई मकरूज हुआ है तो उसके कर्ज की अदायगी हो जाए उसका भी। ये गलत है, ये तो अल्लाह ताला से ताल्लुक कायम करने के लिए। बाल लोग क्यों कहते हैं, एक साहब की कल चिट्ठी आई थी कि मैं 3 रमजान से आता हूं, मुझे मुलाकात करनी है। मैंने कहा रमजान ही में मुलाकात करनी सूजी, वो दूसरे साल के और दिनों में क्या नहीं आ सकते? मैंने मना कर रखा है, हमारा ये तो खुला है, और दिनों में आते हैं। कहिए हमारे हजरत शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह तो रमजान के मामले में फरमाया करते थे कि रमजान का महीना मिलने मिलाने का नहीं है, वो तो अल्लाह की इबादत में मशगूली का है। बड़े हजरत रायपुरी शाह अब्दुल रहीम साहब तराई के मुतालिक हजरत शेख ने अकाबिर का रमजान में लिखा है कि जो लोग हमेशा हजरत के पास मिलने के लिए आते थे उनसे भी हजरत रायपुरी जब रमजान आने वाला होता था तो पहले से कहते थे भाई कचहरी बंद, आप मुलाकात अपने अपने काम में लग जाओ। हमारे हजरत एक जुमला कहते थे, भाई हमारे यहाँ तो चिमगाड़ों की मेहमानी है। चिमगाड़ जानते हो ना, वो लटकता है रात के वक्त, तो चिमगाड़ों की मेहमानी का मतलब ये है एक चिमगाड़ के यहाँ दूसरा चिमगाड़ जो मेहमान जाता है ना, तो वो जो घर वाला है वो तो लटका हुआ है ही, आने वाले को भी वही कहता तू भी लटक जा। तो नहीं कि नहीं, तो हम चिमगाड़ हैं, हम लगे हुए हैं काय में अल्लाह से अपना ताल्लुक कायम करने के लिए, कुरान की तिलावत में, तस्बीहात में, दुआओं में। अब अगर आप आए तो हम आपसे भी कहेंगे आप भी लग जाओ, आप हमसे ये मुतालबा मत करो कि मेरी बात सुनो, ये बात सुनने का जमाना नहीं है। रमजान का महीना तो अल्लाह की तरफ मुतवज्जे होने का है। तो ये जो लोग मुतालबा करते हैं आपको कहीं कोई बात, रमजान के अलावा पूरा साल भरा पड़ा है, आ सकते हैं, कोई पाबंदी नहीं है। तुम्हारा इस तरह की जो सोच है, हमने अपनी सोच को दुरुस्त नहीं किया, जो सोच को दुरुस्त करने की जरूरत है। तो बहरहाल आज चूंकि मुफ्ती साहब ने बताया था कि बहुत से अहबाब ऐसे हैं जो बैत होना चाहते हैं, तो ये मजबूर मैं कोई आपको अपने से बैत करा करके अपनी दुकान को फरोग देना नहीं चाहता। याद रखिए, मुझे मेरी तबीयत पर तो बड़ा बोझ पड़ता है, मैं तो कोशिश करता हूं कि वो किसी दूसरे से बैत हो जाए, मैं वहीं से बैत होने के बजाय। इसलिए ये जो बैत होना, आपका बैत होना मेरे लिए भी एक बड़ी जिम्मेदारी की बात है। तो बहरहाल इसी इरादे से बैत हो कि हमें कुछ करना है, अल्लाह के साथ अपना ताल्लुक कायम करना है। अब जो मैं खुतबा पढ़ने के बाद अल्फाज कहलवाऊंगा, वो अल्फाज आपको कहने हैं, कहे हुए कहलवाए हुए अल्फाज जब आप कह देंगे इस नियत से कि मैं बैत हो रहा हूं, तो आप बैत हो जाएंगे। कहेंगे लेकिन नियत नहीं होगी तो भी बैत नहीं होंगे। मैं कहें तो ये कह, उसके बाद कुछ बैत के सिलसिले में आपको आइंदा क्या करना है कुछ तफसीलात मैं बताऊंगा, जबानी बताऊंगा। अब तो क्योंकि मैं बूढ़ा हो गया और जुहूल भी बहुत हो जाता है, कोई बात कहने का इरादा होता है दरमियान में रह जाती है, पहले ऐसा नहीं होता था। तो साथ में किताब भी लेकर के आया हूँ, ताकि मैंने सोचा कि उसमें सारी तफसीलात आपको तफसील से पढ़ा कर कोई चीज छूटने न पाए। तो ये जो बातें कही जाए उनको ध्यान से सुनना है, काय के लिए सुनना है, अमल करने के लिए सुनना है, एक कान से दूसरे कान में से निकाल कर निकाल देने के लिए नहीं सुनना है। तो अब मैं खुतबा पढ़ के अल्फाज कहलवाऊंगा, आप अल्फाज कहिए। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह नहमदुहु ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الذين يبايعونك إنما يبايعون الله يد الله فوق أيديهم فمن نكث فإنما ينكث على نفسه ومن أوفى بما عاهد عليه الله فسيؤتيه أجرا عظيما. صدق الله العظيم. کہو لا الہ الا اللہ محمد الرسول اللہ. نہیں کوئی معبود اللہ کے سوا اور سیدنا محمد صلی اللہ تعالی علیہ وسلم اللہ کے سچے رسول ہیں. ایمان لائے ہم اللہ پر اس کے فرشتوں پر اس کی کتابوں پر اس کے رسولوں پر قیامت کے دن پر اور تقدیر پر. بلا ہو یا برا سب اللہ کی طرف سے ہے. توبہ کی ہم نے کفر سے شرک سے بدعت سے نماز چھوڑنے سے چوری کرنے سے زنا کرنے سے پرایا مال ناحق کھانے سے کسی پر بہتان باندھنے سے اور ہر گناہ سے چھوٹا ہو یا بڑا. اور عہد کیا ہم نے انشاءاللہ کوئی گناہ نہیں کریں گے اور اگر ہو گیا تو فوراً توبہ کریں گے. یا اللہ تو ہماری توبہ قبول فرما. یہ توبہ ہی ہو رہی ہے, یہ بیعت جو ہے وہ ایک طرح کی توبہ ہے. اے اللہ تو ہماری توبہ قبول فرما, ہمیں اپنے سچے بندوں میں شامل فرما, ہمیں توفیق عطا فرما اپنی رضا مندی کی اور اپنے رسول کی تابعداری کی. یعنی وہ ہم کو اس بات کی توفیق دے کہ ہم تیری رضا مندی والے کام کریں اور تیرے حبیب صلی اللہ علیہ وسلم کی تابعداری کریں. یہ بیعت ہو گئی, مکمل ہو گئی. اب وہ جو باتیں میں نے کہا تھا وہ باتیں آپ کو سنا رہا ہوں. یہ بیعت ہونے کا مطلب اور خلاصہ دو چیزیں ہیں. پہلے تو یہ سمجھ لیجیے کہ بیعت ہونے کا خلاصہ کیا ہے. مطلب اللہ تبارک تعالیٰ کے احکام کی بجاوری, یعنی اللہ تعالیٰ نے جن کاموں کو کرنے کا حکم دیا ان کو کرنے میں اور جن چیزوں سے بچنے کا حکم دیا ان سے بچنے میں, آج تک جو غفلت اور کوتاہی ہوئی اس سے توبہ, اور آئندہ ایسی غفلت اور کوتاہی نہیں کریں گے اس کا عہد و پیمان اور وعدہ. گویا یہ بیعت آپ کی پچھلی یعنی گزری ہوئی زندگی کے حق میں توبہ اور آنے والی زندگی کے حق میں ایک طرح کا عہد و پیمان اور وعدہ ہے. توبہ میں چار چیزیں ہوتی ہیں. آدمی جب توبہ کرنا چاہتا ہے تو چار کام کرنے پڑیں گے اس کو تو توبہ ہو جائے گی. پہلی چیز گناہ چھوڑنا, جس گناہ سے توبہ کر رہا ہے اس کو چھوڑ دو. یہ نمبر ایک. گناہ پر قائم اور باقی رہتے ہوئے توبہ نہیں ہو سکتا. جیسے ایک آدمی نجاست کی گھڑے میں پڑا ہوا ہے اور وہ پاک ہونا چاہتا ہے, ایک کڈا ہے جس میں پیشاب پاخانہ ہے اسی میں وہ پڑا ہوا ہے اور وہ پاک ہونا چاہتا ہے, تو اب وہ یوں کہیں کہ میں تو اندر ہی رہوں گا, مجھے پاک کر دو. ہم کہیں گے تو اندر رہتے ہوئے ہم تجھے پاک ساری دنیا کا پانی لا کے ڈالیں تو ابھی تو پاک ہونے والا, پہلا کام تو یہ کر کہ اس کے اندر سے باہر آ جا. سمجھا گیا؟ تو اس کو یوں کہا جائے گا باہر نکلو. وہ یوں کہے کہ میں تو اندر ہی رہتا ہوں. اب اندر رہتے ہوئے آپ اس کے اوپر ساری دنیا کا پانی بھی بہا دیں تب بھی وہ پاک نہیں ہونے والا. ایسے ہی توبہ کا حال ہے کہ اگر آپ توبہ کرنا چاہتے ہیں تو پہلا کام یہ ہے کہ اس گناہ کو ہمیشہ کے لیے چھوڑ دو. گویا گناہ کو چھوڑنا توبہ کی پہلی شرط ہے. گناہ پر قائم اور باقی رہتے ہوئے توبہ نہیں ہو سکتی. اسی لیے ہمارے بزرگوں نے فرمایا ہے کہ اگر کوئی آدمی کسی ایسے گناہ میں مبتلا ہے جس کا چھوڑنا اس کے لیے بہت مشکل ہے تو کم سے کم درجے میں استغفار کی کثرت کرے, اللہ سے معافی مانگے اپنے اس گناہ سے. اس طرح کی معافی مانگنے کا توبہ نہیں ہے. معافی مانگنا توبہ نہیں, توبہ تو ہے گناہ کو چھوڑنا. سمجھا کہ نہیں؟ استغفار کی کثرت کرے, اس طرح کے گناہ چھوڑے بغیر توبہ کرے گا تو توبہ نہیں ہوگی. استغفار کے ذریعے آدمی اللہ تعالیٰ سے معافی مانگتا ہے کہ اللہ مجھے معاف کر دے اور مجھ سے یہ گناہ چھڑوا دے. دوسری چیز, دو پہلی چیز تو یہ ہوئی توبہ میں, کون سی؟ گناہ چھوڑنا. موبائل میں تصویریں دیکھتے ہیں روزانہ. اب توبہ کا مطلب یہ ہوا کہ پہلا کام یہ کافی ہو, اس کو دیکھنا چھوڑ دیں, ختم کریں. دوسرا ندامت. ندامت, اب تک جو گناہ ہوئے ان پر دل میں ندامت اور پچھتاوا ہو کہ ہائے میں نے کس بڑی ذات کی نافرمانی کی. یہ ہم جو گناہ کرتے ہیں اس کی نافرمانی کرتے ہیں اللہ تعالی کی. یہ ندامت کا مطلب ہے تعلم القلب, دل میں ایک طرح کا درد اور دکھ ہو اور یہ کیفیت ہو کہ ہائے میں نے کس بڑی ذات کی نافرمانی کی, اس اللہ کی نافرمانی کی جس نے ہم کو پیدا کیا, اس ذات کی جس نے ساری نعمتیں دی اور دے رہا ہے, اسی درد کی کیفیت کا نام کیا ہے؟ ندامت. گویا اپنے دل میں درد ہو کہ میں کیسا نالائق ہوں, تو میرا محسن ہے اسی کی کیا کر رہا ہوں, نافرمانی کر رہا ہوں. تو اس یہ جو دل میں درد پیدا ہوتا ہے اور بے چینی پیدا ہوتی ہے, اسی بے چینی کا نام کیا ہے؟ ندامت. تیسری چیز توبہ کے لیے, آئندہ گناہ نہ کرنے کا پکا عزم اور ارادہ. پختہ ارادے کا مطلب یہ ہے کہ مر جاؤں گا لیکن گناہ نہیں کروں گا. یہ گناہ تو چھوڑ تو دیا, ساتھ میں یہ بھی کہ اب کچھ بھی ہو جاوے لیکن میں یہ گناہ نہیں کروں گا کبھی, ایسا پکا عزم ہو. یہ تین چیزیں توبہ میں ضروری ہیں, چاہے بعد میں ہماری کمزوری کی وجہ سے, کیونکہ ہمارا دل اور ہمارے ارادے کمزور ہیں اور اسی کمزوری کی وجہ سے یا ہماری غفلت کی وجہ سے وہ کام دوبارہ ہو جائے وہ دوسری بات ہے, اس سے توبہ پر کوئی اثر نہیں پڑتا. بعض لوگ یوں سوچتے ہیں کہ مطلب مجھے تو ڈر لگتا ہے پھر مجھ سے ہو جائے گا, یہ کام پھر مجھ سے ہو جائے گا. اس کو کہا ہو جائے گا, یہ ڈر یہ ذرا جو ہے اس کی فکر مت کر, تو پہلے طے کر لے کہ مجھے نہیں کرنا ہے, کچھ بھی ہو جائے میں نہیں کروں گا. جب آپ نے اس پکے ارادے کے ساتھ اس کو چھوڑا تو آپ کی توبہ درست ہو گئی, صحیح ہو گئی, اور اس توبہ کے صحیح ہونے کی وجہ سے اللہ تعالیٰ نے آپ کا وہ گناہ معاف کر دیا. अब हमारी तबीयत की कमजोरी की वजह से, पड़ी हुई बुरी आदत की वजह से दोबारा हो जावे तो फिर दोबारा तोबा कर लो, फिर दोबारा अल्लाह ताला माफ कर दे। अल्लाह ताला का मामला ऐसा है कि बंदा जब तोबा करेगा अल्लाह ताला माफ कर देते हैं। बस सच्चे दिल से होना चाहिए, कोई मजाक या तमाशा ना हो। तो बहरहाल ये डर ना हो। बाहर लोग कहते हैं कि मुझे खतरा रहता है मुझसे फिर हो जाएगा, तो इसकी फिक्र मत कर, अभी तय कर ले कि मैं कुछ भी हो जाए दोबारा नहीं करूंगा। तो तौबा हो गई, मेरा माफ हो गया, इसी को कहते हैं ये। वो दूसरी बात, इससे तौबा पर कोई असर नहीं पड़ता, यानी ये तौबा हो गई, लेकिन तौबा करते वक्त ही आपका दिन डावाडोल हो तो वो तौबा हकीकी तौबा नहीं कहलाएगी। हकीकी तौबा के लिए तो दिल में पक्का इरादा होना जरूरी है। बहरहाल ये तीन चीजें तो हर तौबा में जरूरी है। कोई भी किसी भी गुनाह से तौबा करना चाहे तो उसमें ये तीन चीजें जरूरी। नंबर एक, उस गुनाह को छोड़ दो। नंबर दो, नदामत, अब तक जो हमसे हुआ उस पर जो है दिल में जो है बेचैनी है, क्या मैंने ये क्यों कर लिया, कैसे बड़ी जात की नाफरमानी की। नंबर तीन जो है, आइंदा न करने का पुख्ता इरादा, ये हर तौबा में जरूर। अब एक चौथी शर्त भी है, वो हर तौबा में नहीं। गुनाह दो किस्म के हैं, बाज गुनाह वो होते हैं जिससे किसी का हक मारा जाता और बाज गुनाह होते हैं जिससे किसी के हक पर कोई असर पड़ता नहीं है। एक आदमी शराब पीता है तो शराब पीने की वजह से उसने किसी का हक मारा नहीं है, किसी के पैसे नहीं दबाए, किसी को कुछ नुकसान नहीं पहुंचाया। हाँ, अपना तो नुकसान किया है उसने। और एक बात गुनाह होते हैं कि चोरी की मसला, चोर क्या करता है, दूसरे का माल छुप करके ले जाता है। तो चोरी की तो दूसरे का माल जो लिया वो दूसरे को नुकसान पहुंचाया। शराब पीने वाला गुनाह वो गुनाह था कि जिसमें दूसरे का कोई नुकसान नहीं किया उसने, और चोरी करने वाला गुनाह वो गुनाह था जिसमें दूसरे का नुकसान किया। तो अब ये चौथी शर्त जो है वो ये दूसरे नंबर वाले गुनाह के लिए। कौन सा गुनाह? किसी का माल चोरा है। तो अब चौथे नंबर की शर्त ये, जो माल चुराया है वो उसको वापस करो, या उसको खा पी गए हैं तो उसका बदल उतना ही दूसरा माल अपने माल में से उसको दो। ये तलाफी करना, उसी को कहते हैं। चौथी शर्त यह है कि अगर कोई ऐसा गुनाह हुआ है जिसकी वजह से अल्लाह ताला या बंदों में से किसी का कोई हक जाया और बर्बाद हुआ है तो उसको भी अदा कर दिया जाए। अल्लाह का हक, नमाज किसका हक है? अल्लाह, नमाज नहीं पढ़ी तो ये नमाज नहीं पढ़ना गुनाह है। और ये एक ऐसा गुनाह है जिसमें हमने अल्लाह का हक क्या किया, अल्लाह ने हम पर नमाज फर्ज की थी वो नहीं पढ़ी, अल्लाह का हक जाया कर दिया। तो अब तौबा जब करेंगे तो वो जो नमाज छोड़ी है ना, चाहे 10 साल पहले छूटी थी, लेकिन आज उसकी कजा करनी पड़ेगी आपको, उसका बदला देना पड़ेगा। बात समझ में आ गई या नहीं आई? ये अच्छा, ये तौबा की हकीकत के लिए बतलाता हूं। तो ये कुल चार शर्तें हुई। गुनाह दो तरह के होते हैं, बाद गुनाह वो हैं जिनमें किसी का हक नहीं मारा जाता, उससे तौबा करने में मुस्कुरा चार चीजों में से पहली तीन चीजें अंजाम दे दें तो तौबा मुकम्मल हो गई। मसलन किसी आदमी ने बदनिगाही की या शराब पी ली तो इन गुनाहों की वजह से किसी का हक जाया नहीं हुआ। अब अगर इस गुनेगार ने तीन काम कर लिए, एक तो ये कि उसने ये बदनिगाही करना छोड़ दिया, नदामत और अफसोस भी हुआ, और आइंदा बदनिगाही न करने का पक्का इरादा भी कर लिया, तो तौबा मुकम्मल हो गई। और बाद गुनाह वो होते हैं जिनके नतीजे में किसी का हक भी जाया हुआ है, तो तौबा के सही होने के लिए पहली तीन चीजों के साथ چوتھی چیز بھی ضروری ہوگی کہ جو حق ضائع ہوا ہے وہ ادا کر دیا جائے. مثال کے طور پر کسی نے چوری کی یا کسی کو مارا پیٹا یا اور کوئی حق ضائع کیا, تو توبہ صحیح ہونے کے لیے پہلی تین باتوں کے ساتھ حقدار کا حق بھی ادا کرنا ضروری ہوگا. یعنی جس کی چوری کی ہے اس کا مال واپس کر دیا جائے, جس کو مارا ہے اس سے معافی تلافی کر لی جائے, اور صاحب حق کا حق ادا کر دیا جائے. اس کے بغیر توبہ صحیح نہیں ہوگی. تو یہ بات آپ کو معلوم ہو گئی کہ توبہ میں کیا کتنی شرطیں ہیں. کیا تین شرطیں تو ہر توبہ میں ہیں, اور چوتھی شرط اس گناہ کی توبہ میں ہے جس گناہ کی وجہ سے کسی کا حق ضائع ہوا ہو. یہ اب اس کو ایک مثال سے سمجھاتے ہیں. دیکھو آپ کے گھر میں بجلی کا کنیکشن ہے, الیکٹرک بورڈ والوں سے آپ نے کنیکشن لیا, گھر میں آپ کے جو بلب جلتے ہیں پنکھے چلتے ہیں, آپ نے بل ادا نہیں کیا, اس نے نوٹس بھی نہیں تھی پھر بھی بل ادا نہیں کیا, تو آخر میں وہ نوٹس کی نوٹس کا نوٹس جب آپ نہیں لیں گے تو پھر وہ کیا کر لیں گے, کنیکشن کاٹ دیں گے, جس کی وجہ سے الیکٹرک بورڈ والوں نے کنیکشن کاٹ دیا. اب آپ درخواست دے رہے ہیں آفس میں جا کر الیکشن, معافی مانگ رہے ہیں کہ میری بھول ہو گئی, آئندہ ایسا نہیں کروں گا, دوبارہ مجھے کنیکشن دے دو. اگر وہ آپ کی معافی مان بھی لیں تب بھی بجلی استعمال کرنے کی وجہ سے جو بل باقی ہے وہ تو ادا کرنا ہی پڑے گا, ہے نا. وہ آپ معافی مانگے کہ بھائی اب نہیں آپ ادا کرتا رہوں گا, مجھے دوبارہ کنیکشن دے دو. کہتا ٹھیک ہے چلو, اس کا مطلب یہ نہیں کہ وہ باقی بل معاف ہو گیا, وہ تو ادا کرنا ہی پڑے گا, اس کے بغیر بات نہیں بنے گی. یہ وہ معاف ہونے والا ہے, اگر کسی درجے میں رعایت کی بھی تو زیادہ سے زیادہ جرمانہ معاف کر دیں گے. یعنی ایسے موقع پر عام طور پر پینلٹی لگاتے ہیں, بہت اگر بہت آپ کا خیال رکھا تو کیا کریں گے, پینلٹی معاف کریں گے, لیکن اصل بل وہ تو معاف ہو سکتا نہیں. یہ بل کی اصل رقم تو دینی پڑے گی. یہ یہاں توبہ کا بھی ہے, یعنی توبہ اس وقت قبول ہوگی جبکہ حقداروں کے حقوق ادا کر دیں. سنا ہے کہ لوگوں کے پیسے کھا گئے نا اللہ کے, اللہ مجھے معاف کر نہیں ہوں سمجھے کہ ہو گیا معاف. نہیں نہیں, پیسے دو جن کے پیسے کھائے ہیں پہنچاؤ ان کو, اس کے بغیر توبہ مکمل ہونے والی نہیں. یعنی دائرہ سفر میں بولا چالا معاف, بولا چالا معاف کرنے سے خالی اتنا کہنے سے کام بنتا نہیں ہے. حقوق کی اس میں ہم سے ضائع ہونے والے حقوق دو طرح کے, ہم جو حقوق ضائع کرتے ہیں دوسروں کے وہ دو طرح کے ہیں, ایک تو اللہ تعالی کے اور دوسرے بندوں کے. اللہ تعالیٰ کے حقوق میں سے ایک نماز ہے. آدمی جب سے بالغ ہوتا ہے اس پر نماز فرض ہو جاتی ہے, غسل کی حاجت ہو یا 15 سال کی عمر پوری ہو تو آدمی بالغ کہلاتا ہے. بالغ ہوتے اس پر نماز روزے اور شریعت کے احکام لاگو ہو جاتے ہیں, اسی کو کہتے ہیں کہ شریعت کا مکلف ہو جاتا ہے. یعنی شریعت نے جو احکام دیے ہیں ان احکام کو بجا لانے کی تکلیف اس پر آ جاتی ہے. ایک لفظ استعمال کرتے ہیں کہ بالغ ہونے کی وجہ سے یہ شریعت کا مکلف ہو گیا, یعنی شریعت نے جو احکام لاگو کیے ہیں بالغوں پر وہ اس پر بھی کیا ہو گئے, لاگو ہو گئے. اب اس کو کرنا ہے, وہ کرے گا تو کچھ نہ کچھ تو مشقت ہوتی ہے نا, اسی کو تکلیف سے تعبیر کیا. یعنی شریعت نے جو احکام دیے ان احکام کو بجا لانے کی تکلیف اس پر آ جاتی ہے, اس لیے کہ نماز پڑھنے میں بھی تھوڑی بہت تکلیف تو ہوتی ہے. اسی طرح شریعت کے دوسرے احکام پر بجا لانا بھی آدمی کے لیے مشقت کا باعث ہے. اسی کو فقہا تکلیف شرعی سے تعبیر کرتے ہیں, یعنی اللہ تعالیٰ کے دیے ہوئے وہ احکام جس کی ادائیگی آدمی کے لیے مشقت کا باعث ہے. مکلف کا مطلب بھی یہی ہے, جب تک بچہ ہے تب تک وہ مکلف نہیں ہے, بالغ ہوتے ہی تکلیف شرعی اس پر آ گئی. خیر آپ جب سے بالغ ہوئے ہیں آپ پر بھی نماز فرض ہو چکی, جس دن سے بالغ ہوئے نماز فرض ہو چکی. आप ऐसे माहौल में रहे, ऐसे माँ बाप के घर पैदा हुए जहाँ आपकी अच्छी तरबियत हुई, बचपन ही से आपको नमाज की पाबंदी कराई गई और आज तक तमाम नमाजें पाबंदी से अदा करते चले आ रहे हैं और आपकी एक भी नमाज फौत नहीं हुई, तो अल्हम्दुलिल्लाह, सुम्मा अल्हम्दुलिल्लाह, ऐसे बंदे बड़े मुबारक हैं जिनको अल्लाह ताला ने ऐसा माहौल, ऐसे माँ बाप और ऐसी तरबियत दी, ये उनके लिए बड़ी सआदत की बात है। अगर आपकी कोई नमाज छूटी है और आपने उसकी कजा कर ली तो भी बहुत अच्छा, लेकिन अगर नमाजें छूटी हैं और अब तक उनके कजा करने की नौबत नहीं आई तो यहाँ से जाने के बाद तन्हाई में बैठकर सोचो और गौर करो कि आज तक हमारी कितनी नमाजें छूटी। एक बात याद रहे कि सिर्फ फर्ज और वाजिब नमाजों की कजा की जाएगी, नवाफी और सुन्नतों की कजा नहीं की जाएगी। एक मसला बीच में बता दिया, आपकी छूटी हुई नमाजें जब आप कजा करेंगे ना, अगले पिछले दिनों की दौर की नमाज छूटी थी जब कजा करेंगे तो कजा में फकत चार रकातें जो फर, वैसे तो वक्त पर जब आप दौर पढ़ते हैं ना तो 12 रकातें पढ़ते हैं या 10 पढ़ते हैं, चार रकात पहली सुन्नत मौकदा, फिर चार रकात फर्ज, फिर 2 रकात सुन्नत मौकदा, फिर 2 नफल ये। लेकिन अब यही दौर की नमाज आपकी परसों की छूट गई थी, अब आज उसको कजा करना चाहते हैं तो आज 12 नहीं पढ़ना चाहिए, आज सिर्फ वो जो फर्ज थी कितनी, 4 वही पढ़नी, नवाफिल की कजा नहीं, फराइज की है और वाजिब की है, वाजिब एक ही नमाज है, कौन वितर। तो 12 ये याद है, इसको बीच में बता दिया गया। वैसे वक्त में जब हम नमाज पढ़ते हैं तो फर्ज के साथ सुन्नतें भी पढ़ते हैं, मसलन फजर की फर्ज 2 रकात से पहले 2 रकात सुन्नत, जोहर की 4 रकात फर्ज से पहले 4 रकात सुन्नत है, लेकिन कजा करते वक्त सिर्फ फजर की 2 फर्ज, जोहर की 4 फर्ज, असर की 4 फर्ज, मगरिब की 3 फर्ज, ईशा की 4 फर्ज और वितर की 3 वाजिब, उसी की कजा करनी है। अब छूटी हुई नमाजों की कजा करनी है, लेकिन कजा शुरू करने से पहले ये तय करने की जरूरत है कि मेरे जिम्मे कितनी नमाजें बाकी, कजा हमारे ऊपर बाकी है ना, कितनी बाकी है पहले तय करो। आप पर किसी का कर्जा है, आप उसका कर्जा अदा करना चाहते हैं तो पहले यह तय करना पड़ेगा ना कितना है भाई, 2 लाख है, 3 लाख है, 4 लाख है, जो तय होगा दलाइल के जरिए से और सबूत के जरिए से, दस्तावेज के जरिए से, वो ही अदा किया जाएगा। तो अब नमाज आपको कजा करनी है तो कितनी है आपके लिए, ये पहले तय करना पड़ेगा। ये तय किए बगैर पूरी तरह बात काबू में नहीं आएगी। अब बाजों को तो जो पाबंद होते हैं ना उनकी इक्का दुक्का नमाज कभी छूट जाती है, वो भी उनकी कोशिश ये होती है कि जल्दी से उसको अदा कर दें उसी वक्त, लेकिन कभी गफलत की वजह से रह जाती है, तो उनको तो याद है कि मेरी एक नमाज बाकी है, 4 नमाज, बीमार था, ऑपरेशन हुआ था, उस जमाने में नहीं पढ़ सका था, इतने 5 दिन की नमाजें बाकी, वो मालूम। तो बाजों को तो अपनी इन छूटी हुई नमाजों की मिकदार क्या होती है मालूम होती है, तो उसको डायरी खोल करके उसमें लिख ले, 1 महीने की नमाज, 2 महीने की नमाज, इतनी नमाज, पुनः पुनः नमाज। अब बाजों को मालूम नहीं होती, आप पूछेंगे आपसे आपकी कितनी नमाज, मतलब खबर नहीं कट लीजिए, बहुत छूटे लीजिए, कितने एक शब्द बहुत छूटे लीजिए, कितनी छूटी है पता ही नहीं। ये भी हमारी गफलत, ये भी हमारी गफलत की बात है। 12 ये छूटी हुई नमाजों की तादाद सही तौर पर मालूम नहीं कि कितनी नमाजें छूटी हुई हैं। अब इस तौर पर अंदाजा लगाया जाएगा, तो अब अंदाजा लगा करके तय करना है। अंदाजा कैसे लगाएंगे, मतलब अल्लाह सुबहानहू ने 20 साल की उम्र में नमाज की तौफीक दी, नमाज पढ़ने की तौफीक कब मिली, हालांकि बालिग कब हो गया था, 15 साल, بالغ ہونے کے بعد پانچ سال تو ایسے گزر گئے جنہوں نے نماز پڑھی نہیں. 15 سے لے کر 20 سال تک کل 5 سال تو مسلسل ایسے گزرے کہ جس میں ہم نے کوئی نماز نہیں پڑھی. لہذا ڈائری میں اب آپ اندازہ لگانے بیٹھے ہیں نا, تو دائرے میں پہلا نوٹ تو یہ لکھ دو. کیا لکھ دو؟ کہ 5 سال کی نمازیں میرے ذمے باقی ہیں, وہ پہلی 5 سال. پھر 20 سال کی عمر میں نماز شروع کی تھی, میں پڑھ رہے ہیں, لیکن اس میں بھی جو ہے کیا ہے وہ نمازیں موقع بموقع چھوٹتی رہی. پھر 20 سال کی عمر سے نماز شروع کر دی. اس وقت جب آپ سوچ رہے ہیں عمر آپ کی کتنی ہے, 30 سال. تو اب اس 10 سال کے عرصے میں ہماری نمازیں کبھی کبھار چھٹتی رہی اور ان کی تعداد معلوم نہیں, تو اندازہ لگا کر نوٹ کر لیں کبھی کبھی, لیکن یہ ہمیں یاد نہیں کہ کتنی چھٹی. تو اندازہ کیسے لگائیں گے؟ تو اندازہ لگانے کا ایک طریقہ بتایا. اندازہ لگانا آسان ہے, جیسے کہ عام طور پر ہر آدمی اپنی عادت سے بخوبی واقف ہوتا ہے, ہر ایک کو اپنی عادت معلوم ہوتی ہے, میری کیا کمزوری ہے, میرے اندر کون سا عیب ہے, ہر ایک جانتا ہے. ہفتے کا پورا ٹائم ٹیبل ہر ایک کو معلوم ہوتا ہے. مثلا ہمیں اچھی طرح معلوم ہے کہ ہم ہر ہفتے میں سنیچر کے دن فجر کے لیے تو اٹھتے ہیں اور زور بھی پڑھ لیتے ہیں, البتہ 4 بجے بال بچوں کو گاڑی میں لے کر تفریح کے لیے جو ہے نا ساحل پر یا پارک میں چلے جاتے ہیں, جس کی وجہ سے عصر مغرب و عشاء کی نمازیں تفریح کی نظر ہو جاتی. عادت آدمی کو معلوم ہے اس کی, ہر سنیچر کی 3 نمازیں تو جاتی ہیں, عصر مغرب اور عشاء, ہر سنیچر کی, یعنی وہ ہر ہفتے میں ایک دن ایسا آیا. پھر دوسرے دن اتوار ہے, کیونکہ اس دن دکان پر تو جانا نہیں, اس لیے دوستوں کے ساتھ آدھی رات تک بیٹھے رہتے ہیں, جس کی وجہ سے فجر کی نماز قضا ہو جاتی. گویا ہفتے میں ایک دن وہ بھی ہوا جس میں فجر کی نماز, کون سی؟ اتوار کی فجر کی نماز. اور بدھ کا روز کلب کے لیے مخصوص ہے, کلب میں بھی کلب کے ممبر شپ بھی ہے اپنی, اور ہر بدھ کو وہاں جاتے ہیں اور دوستوں کے ساتھ بیٹھے رہنے کی وجہ سے زہر کی نماز چھوٹ جاتی ہے. تو گویا ایک ہفتے میں کیا ہوا, سنیچر کی 3, اتوار 3 یعنی عصر مغرب اور عشاء, اتوار کی 1 یعنی فجر, اور بدھ کی 1 یعنی عشاء. تو گویا ہر ہفتے میں 5 نمازیں ہماری تھیں. تو 20 سے لے کر 30 سال تک جو نمازیں جب سے شروع کی تھی نا, 10 سال کے اس عرصے میں ہر ہفتے کی کتنی نمازیں, اب حساب لگاؤ اور ڈائری میں نوٹ کرو ہر ہفتے کی تھی 5 نمازیں. سمجھ آیا کہ نہیں؟ تو 1 سال کے ہفتے کتنے ہوتے ہیں؟ 53 ہفتے ہوتے ہیں, 52 ہفتے ہوتے ہیں. وہ تو انگریزی حساب سے, اسلامی حساب سے فرق پڑ جاتا ہے. تو ہر ہفتے کی 5 نمازیں تو 52 ہفتے کی کتنی ہو جائے گی؟ اس کو 5 سے ضرب دو, گڑاکار کرنا آتا ہے کہ نہیں؟ 260 نمازیں. اب ڈائری میں نوٹ کرو, اور 260 بھی وہی اسی طرح کہ ہر دن کی ایک, ہر ہفتے کی 1 فجر, 1 عشاء, 1 مغرب, 1 عصر اور 1 ظہر. یہ 5 نمازیں, یہ اس کو حساب میں لیا نہیں. اندازہ لگانا آسان ہے, اس طرح کہ عام طور پر آدمی اپنے خلاصہ یہ کہ ہفتے بھر میں کون کون سی نمازیں چھٹی ہیں وہ عموماً ہمیں معلوم ہوتا ہے. اب ان چھٹی ہوئی نمازوں کی قضا کرنی ہے تو اس کا حساب لگاؤ کہ 20 سال کی عمر میں نماز شروع کی تھی, آج 30 سال کی عمر ہوئی, چنانچہ ہم نے اندازہ لگایا کہ سنیچر کے روز 3 نمازیں عصر مغرب اور عشاء, اتوار کے روز فجر, اور بدھ کے دن ظہر کی نماز قضا ہوتی. گویا ہفتے بھر میں 1 فجر, 1 ظہر, 1 عصر, 1 مغرب اور 1 عشاء کی نماز قضا ہوئی. کل 10 سال کی قضا کرنی ہے. کل کتنے سال کی؟ اب تو ہر کے ہفتے گن لو, اور 1 سال کے 52 ہفتے ہوتے ہیں, اس لیے 10 سالوں کے 520 ہفتے ہوئے, تو 520 فجر کی نمازیں, اتنی زہر کی, اتنی عصر, مغرب اور عشاء کی نمازیں قضا ہوئی ہے, جن کا کل میزان, کل مجموعہ 2600 ہے. کتنی گویا ہمارے ذمے کل کتنی نمازیں باقی ہیں؟ 2600 باقی. اگر ہر نماز ہفتے میں 2-2 چھٹی ہیں تو یہ 2600 ڈبل ہو جائے گا. کتنا ہو جائے گا؟ 5200 ہو جائے گا. اس حساب سے 10 سال کی کل جو ہے 5200 نمازیں قضا کرنی ہوگی, اور اگر 3 چھٹی ہیں تو 3 گنا کر دیجئے, اس حساب سے 10 سال کی کل 7800 نمازیں قضا کرنی ہوگی. اس کو ڈائری میں تاریخ کے ساتھ نوٹ کر لیجئے, ڈائری میں نوٹ کرو. مثلاً 23 دسمبر سے قضا کرنا شروع کیا, اس طرح سے قضا کرنے کی صورت, تو اب ڈائری میں نوٹ کرنے کا فائدہ کیا ہوگا؟ کہ نفس ہمیں دھوکا نہیں دے گا. ڈائری میں نوٹ کیے بغیر ہم قضا کرنا شروع کریں گے تو 2-4 مہینے قضا کریں گے, پھر ہمارا نفس کہے گا ہو گئی یار تیری نمازیں تو بھولی ہوئی, کتنی چھوٹی, ہمیں دھوکا دے گا. جو ہے نماز کی قضا کروانا کیا کر دے گا؟ چھڑوا دے گا. پکا حساب نہیں کیا تھا اس سے نہ بتائی, لیکن اب اگر وہ دھوکا دینا چاہے گا تو آپ ڈائری نکال کے اس کو بتائیں گے کہ پہلے 5 سال کی تو پڑھی ہی نہیں تھی, اور تم نے یہ قضا کا سلسلہ تو ابھی خالی 5 مہینے سے شروع کیا ہے, اس 5 مہینے میں یہ ہو گئی کیا؟ آپ نفس کو جواب دے سکیں گے. یہ ہم اپنے پیسے وصول کرنے میں تو بہت پکے رہتے ہیں, تم نہ کہیں, لیکن اللہ کا حق ادا کرنے کے معاملے میں اس طرح کی جو ہے جو احتیاط نہیں برتتے. اس طرح سے قضا کرنے کی صورت میں بآسانی حساب, یہ تو حساب کا ایک طریقہ بتایا, اگر اندازہ لگائے بغیر اور ڈائری میں نوٹ کیے بغیر قضا شروع کر دی تو نفس ہمیں دھوکا دے گا اور سمجھائے گا تو مسلسل 6 مہینے سے قضا کر رہا ہے, اب تو پوری ہو گئی ہوگی, آخر تیری کتنی نمازیں چھوٹی, بس اب تو سب قضا نمازیں پوری ہو گئی. یہ نفس کا دھوکا ہے, ہم نفس کے دھوکے میں آ کر مطمئن بیٹھیں گے کہ ہمارے ذمے کوئی نماز باقی نہیں, حالانکہ حقیقت میں ہمارے ذمے اور بھی نمازیں باقی ہیں, اور اگر ہم نے پہلے سے نوٹ کر لیا ہے تو ڈائری نکال کر نفس کو بتائیں گے تو کہتا ہے کہ 6 مہینے سے قضا کر رہا ہے اس لیے قضا پوری ہو گئی, لیکن ہم نے ڈائری میں لکھ رکھا ہے کہ 5 سال کی نمازیں تو مسلسل چھٹی ہیں, اس لیے 5 سال تک روزانہ 1-1 دن کی پڑھتا رہوں گا تب وہ پوری ہوگی, ابھی تو وہ مکمل نہیں ہوئی. اسی لیے پہلے سے یہ طے کرنا پڑتا ہے کہ کتنی نمازیں چھوٹی ہے, جو بھی طے کرو اس کو ڈائری میں نوٹ کر لو اور اسی وقت سے اس کی قضا کرنا شروع کر دو. قضا سے متعلق کوئی مسئلہ پوچھنا ہو تو مفتیوں سے پوچھ لو. باقی روزوں کی قضا اسی طریقے سے, جب آپ بالغ ہوئے آپ پر رمضان کے روزے بھی فرض ہو چکے, اب اگر بالغ ہونے کے بعد سے کسی بھی رمضان کا کوئی بھی روزہ آپ کا نہیں چھوٹا, آپ کو اچھا ماحول ملا, اچھے ماں باپ ملے, ان کی اچھی تربیت کے نتیجے میں بچپن ہی سے آپ کو روزہ رکھنے کی عادت ہو گئی, جس کی وجہ سے آج تک کے تمام روزے آپ نے پورے پورے ادا کیے, اب تو ماحول کا سنتے ہیں تو افسوس ہوتا ہے, نوجوان بھی روزے رکھتے نہیں ہیں, اللہ حفاظت فرمائے. تو الحمدللہ یا کوئی روزہ چھوٹا تھا اور آپ نے قضا کر لی تب بھی بہت اچھا, لیکن اگر روزے چھوٹے اور اب تک قضا کرنے کی نوبت نہیں آئی تو کتنے چھوٹے ہیں اب اس کو آپ طے کرنا ہے. آج کل تو یہ حال ہے کہ بڑے کڑے نوجوان ہونے کے باوجود جب ان سے رمضان میں پوچھا جاتا ہے روزہ ہے تو وہ منع کرتے ہیں, کیونکہ بچپن سے عادت روزہ رکھنے کی پڑی نہیں تھی, ماحول نہیں ملا تھا دین. مجھے تو اس پر حیرت ہوتی ہے, ہم نے تو کبھی سوچا بھی نہیں تھا کہ کوئی مسلمان رمضان کا روزہ چھوڑ سکتا ہے, لیکن اب جو حال ہو گیا ہے اللہ حفاظت فرمائے, یہ مرض اللہ کی توفیق پر ہے, ذالک فضل اللہ ہی ہوتی ہے من یشاء, کسی کو اللہ نے ایسا ماحول اچھا دیا ہے تو اس کو اللہ کا شکر ادا کرنا چاہیے. تو یہ بھی اور نہیں تو ابھی عادت سدھارو, روزہ رکھنے کی عادت ڈالو. بخاری شریف میں ہے عمر رضی اللہ تعالیٰ عنہ کے پاس ایک آدمی رمضان کے مہینے میں جو ہے نشے کی حالت میں لایا گیا, تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے کوڑے سے اس کی خبر دی, کمبخت ہمارے تو چھوٹے چھوٹے بچے بھی روزے رکھتے ہیں اور تو نے تو روزہ نہیں رکھتے. اس کے سوچنے کا طریقہ بھی آسان ہے, آ گیا نا طریقہ اس کا سمجھنا ہے. باقی زکات صدقۃ الفطر قربانی کیا جائے گی. اللہ تعالیٰ نے ایک خاص مقدار میں, جس کو شریعت کی اصطلاح میں نصاب کہتے ہیں, مال کی ایک خاص مقدار کسی کے پاس آ جا رہے, 52.5 تولہ چاندی یا 7.5 تولہ سونا, تو یوں اس کو کہتے ہیں یہ نصاب کا مالک ہو گیا. اس کا نصاب کا یعنی شریعت نے چاندی کی جتنی مقدار پر فرض زکات واجب کی ہے, فرض کی ہے, وہ مقدار اس کے پاس آ گیا. یا شریعت نے سونے کی جتنی مقدار پر زکات فرض کی ہے وہ مقدار اس کے پاس آ گئی. یہ نصاب کہلاتا ہے, نصاب کا مالک. اس کے بقدر مال و دولت جس کی وجہ سے آپ پر زکات فرض ہوئی, قربانی واجب ہوئی, صدقۃ الفطر واجب ہوا, اور اگر یہ تینوں چیزیں برابر پابندی سے ادا کرتے چلے آ رہے ہیں تو الحمدللہ, اور اگر ان کی ادائیگی میں غفلت ہوئی ہے, مثلاً وراثت میں سونا ملا, پیسے ملے, کوئی اور چیز ملی جس پر زکات آتی ہے, تو سال پورا ہونے پر اس میں زکات فرض ہو جاتی ہے. اب اس کے پاس یہ مال 10 سال سے پڑا ہوا ہے لیکن زکات ادا کرنے کی توفیق نہیں ہوئی. بہت سے ایسے ہوتے ہیں ان کے والد کا انتقال ہو گیا, جس دن سے والد کا انتقال ہو گیا جو سونا والد کے پاس تھا وہ اب ٹرانسفر ہو گیا, کس کی طرف؟ وارثوں کی طرف. اس مرنے والے والد کے دو بیٹے تھے, نہیں دو بیٹیاں تھی, یہ دو بھائی چار میں دو بہنیں, تو والد صاحب کے پاس 100 تولہ سونا تھا, اب یہ 100 تولہ ان کا ہو گیا. والد صاحب کے انتقال کو 10 سال ہو گئے تو ابھی کبھی حساب کیا ہی نہیں کہ ہم کو زکات دے دیں. وہی سمجھ, وہ تو والد صاحب کا ہے. ارے والد صاحب گئے تو ان کی ملکیت بھی گئی, آپ مالک بن گئے, تو اب آپ پر وہ زکات فرض ہے, آپ کو ادا کرنی ہے. اس لیے ایسی آسان چیزیں بھی لوگوں کی سمجھ میں آتی نہیں ہے اور فرائض کی ادائیگی سے محروم رہتے ہیں. اب اس کے پاس یہ مال 10 سال سے پڑا ہوا ہے لیکن زکات ادا کرنے کی توفیق نہیں ہوتی. اب آج جب بیعت ہوا اور توبہ کی اور اس کو پتا چلا کہ اتنے سالوں سے جو مال اس کے پاس پڑا ہوا ہے اس کی زکات بھی تو ادا کرنی ہے, تو یہ مسئلہ آپ خود سے طے مت کرو. ظاہر ہے اس کا یہ مسئلہ آپ خود تو طے کر سکتے نہیں, مسئلہ معلوم نہیں ہے, بلکہ کسی ماہر تجربہ کار پرانے مفتی کے پاس جا کر اس کو اپنی مالی پوزیشن بدلاؤ کہ میرے پاس اتنا مال, اتنا سونا, اتنی چاندی, اتنا نقد روپیہ, اتنا تجارت کا مال اتنے سالوں سے ہے اور اب تک میں نے زکات نہیں دی, قربانی نہیں کی, صدقۃ الفطر نہیں دیا, میں کیا کروں؟ وہ مفتی آپ کو حساب کر کے بتلا دیں گے کہ اتنا مال آپ زکات میں, اتنا قربانی کے بدلے میں, اور اتنا صدقۃ الفطر کے بدلے میں ادا کیے. اور وہ مفتی یہ سارا حساب کر کے جواب کے پیسے بھی آپ سے نہیں مانگے گا. وکیل کے پاس جائیں گے تو وکیل تو پہلے پیس لے گا, بعد میں حساب کرے گا. سمجھا کہ نہیں؟ اللہ تعالیٰ نے کتنی آسانی کر دی ہے دین پر عمل کرنے کے معاملے میں. اور اگر خود مفتی ہو تب بھی اس معاملے میں اپنی ذات پر اعتماد مت کرو, بلکہ کسی مفتی کے پاس جا کر اس سے مشورہ کر کے حکم معلوم کرو. جیسے کوئی ڈاکٹر جب بیمار ہوتا ہے نا تو خود اپنا علاج نہیں کرتا بلکہ دوسرے ڈاکٹروں سے مشورہ کر کے اپنا علاج کرتا ہے, ایسے ہی یہاں بھی. اللہ تعالیٰ کے فرائض میں سے ایک فریضہ حج بھی ہے. اگر آپ کے پاس اتنا مال ہے کہ آپ اپنے ماتحتوں کا نفقہ دے کر حج کے دنوں میں مکہ مکرمہ جا کر حج ادا کر سکتے ہیں, لیکن اب تک ادا نہیں کیا, تو اس کو بھی ادا کر لو. اللہ کے یہاں ایسا نہیں کہ کوئی فرشتہ آ کر آپ سے کہے کہ یہ حقوق باقی ہیں ان کو ادا کرو, بلکہ آپ کو خود ہی ادا کرنے ہیں. نہیں کریں گے तो भुगतना पड़ेगा। खैर ये तो अल्लाह तआला के हुकुम हुए, उनमें से जो हमसे जाये हुए अदा नहीं हुए उनको अदा करने की फिक्र और कोशिश करनी है। आज जब बैत हुए हैं तो बंदों के बाकी हुकुम, बंदों के हुकुम दो तरह के हैं। ये तो देखो अल्लाह ताला के हुकुम की तफसील बताई। बंदों के हुकुम दो तरह के हैं, जानी और माली। जानी का मतलब ये है कि हमने किसी को मारा पीटा यानी ऐसी तकलीफ पहुंचाई जिसका असर सामने वाले के जिस्म पर हुआ, या ऐसी कोई तकलीफ पहुंचाई जिसका असर जिस्म पर तो ना हुआ लेकिन जहन पर हुआ। जैसे तोहमत लगाना, गीबत करना, गालियां देना, बेइज्जत करना, बेआबरू करना, बोहतान बांधना। किसी पर तोहमत लगाएंगे तो आपके तोहमत लगाने की वजह से उसके जिस्म पर कोई निशान तो नहीं पड़ेगा लेकिन वो तोहमत सुनकर उसका दिमाग क्या हो जाएगा, आउट हो जाएगा। समझाएंगे तो तकलीफ होगी उसको, एक तकलीफ वो तकलीफ ही, वो ये भी जानी तकलीफ। और तमाचा मारेंगे, डंडा मारेंगे, ये भी जानी तकलीफ। दोबारा ऐसी कोई भी तकलीफ, ऐसी कोई भी जिस्मानी जहनी तकलीफ पहुंचाई तो जिसको भी तकलीफ पहुंचाई है जब तक कि वो खुद माफ न करे वहां तक माफ नहीं होता। आजकल तो व्हाट्सएप के अंदर किसी ने गलत आप पर भेज दिया और आप यूं समझते हो मेरे पास बहुत जोरदार मसाला आ गया, अब आप सारी दुनिया को भेज रहे हैं, वो सारा गुनाह आप अपने सर ले रहे हैं। उसके मुताबिक इज्जत और आबरू, एक मोमिन की इज्जत और आबरू इतनी ज्यादा है जिससे हम अंदाजा ही नहीं लगा सकते। इसका मौका नहीं अभी तफसील का, वरना वो हदीस पेश करता अब्दुल्लाह इब्ने अमर इब्ने आस की। एक मरतबा नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम बैतुल्लाह का तवाफ कर रहे थे और बैतुल्लाह से खिताब के घर तो कितना पाकीजा है, देखिए कितनी पाकीजा है तेरी खुशबू, लेकिन एक मोमिन की इज्जत और आबरू उससे भी ज्यादा दिन थी। ये इसलिए बड़ा एहतमाम करने के, बहुत ज्यादा अपने आप को बचाने की जरूरत है। ऐसी कोई भी जिस्मानी और जहनी तकलीफ पहुंचाई तो जिसको भी तकलीफ पहुंचाई है जब तक कि वो खुद माफ न करे वहां तक माफ नहीं होता। हम अल्लाह ताला के हुजूर कितना ही रोएं, गिड़गिड़ाएं, अल्लाह से अर्ज करें, अल्लाह मैंने तो तेरे बंदों को बहुत सताया, मुझे माफ कर दे, तो अल्लाह ताला की तरफ से भी जवाब मिल चुका है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमको बतला दिया कि बंदों का हक जब तक कि वो बंदा माफ न करे वहां तक अल्लाह ताला माफ नहीं करते। लिहाजा इन सबको नोट करो कि किसके साथ क्या मामला किया था, किसी के मुतालिक आपने अपने व्हाट्सएप पर गलत बात चलाई तो अब ये उसका हक आप पर आ गया है। अब जब तक कि आप पूरी रात रो रो कर तोबा कहेंगे ना तो अभी ये माफ होने, पूरी रात क्या पूरी जिंदगी भी रो रो कर तोबा करेंगे तो ये गुनाह माफ नहीं होगा। अल्लाह ताला ने शर्त लगा दी कि जिस पर तोहमत लगाई है जब तक कि वो खुद तुमको माफ नहीं करे मैं माफ नहीं करूंगा। अल्लाह ताला का ये मसला है, लोग इस चीज को समझते हैं। लोगों के हुकूक का मामला बड़ा बहुत सख्त है। बुखारी शरीफ के अंदर इमाम बुखारी ने रिवायत जिक्र की, क्यों सजा भुगतने के बाद भी किसी का हक जाया किया है ना तो उसकी वजह से जहन्नम में आग की सजा भुगतने के बाद भी जब निकालेंगे ना तो जब तक कि वो साहिब हक के साथ जो है मामला साफ ना हो जा अल्लाह ताला जन्नत में नहीं भेजेंगे। सजा पाने के बाद भी, सजा पाने के बाद भी, कमाल की बात नहीं है। बुखारी में ये रिवायत मौजूद, आपने किसी को मारा था उस मारने की वजह से जहन्नम में भेजा गया वो आदमी मारने वाला और उसको जो है जहन्नम में डाला गया, बाद में उसको निकाला गया तो उसके बाद भी जिसको मारा था ना उसके साथ मामला साफ ना हो जाए, वो माफ न कर दे या अल्लाह उसको राजी न कर दे कुछ दे दिलाकर वहां तक जन्नत में नहीं दाखिल हो सकते। बुखारी में सही रिवायत मौजूद, बहुत खतरनाक चीज है। अब उसको एक मिसाल से भी समझाते हैं, अल्लाह माफ नहीं करते उसको, आपका एक बेटा 20-30 साल का है, किसी ने उसकी पिटाई की, अब वो आदमी आपके पास आकर माफी मांगे कि आपके बेटे को मैंने मारा है इसलिए मुझे माफ कर दीजिए, तो आप कहेंगे भाई उसका मामला है, उसी से माफी मांगो, मेरे पास काहे को आए, यही कहेंगे ना, मेरा बेटा है तो क्या हुआ, मामला तो उसका है, उससे माफी मांगो। तो बेटे को आपने मारा हो तो उसकी भूल, उस भूल को आप माफ नहीं कर सकते, कौन करेगा, जिसको मारा गया वही माफ करेगा। तो बंदे का हक आपने जाया किया है तो अल्लाह ताला उसको माफ नहीं करेंगे जब तक कि वो बंदा माफ ना करे। बंदों के माली हुकूक जाया करने का मतलब ये है, किसी के पास से हमने पैसे कर्ज के तौर पर लिए, चुरा लिए, छीन लिए, पार्टनर था चुपके चुपके लेकर खाते रहे, खयानत करते रहे, उसको पता नहीं चला, पता नहीं चलने दिया, या किसी की कोई ली थी, कोई चीज ली थी वो हमने वापस नहीं की, किसी की कोई चीज तोड़ दी, अब्बा के साथ उमूमन कर्ज लेने की तो नौबत नहीं आती, अलबत्ता अब्बा की जेब उनकी इजाजत के बगैर ये समझ कर मार ली कि अब्बा ही के तो हैं, अरे अब्बा के हैं तो क्या हुआ, बगैर इजाजत के लेना आपके लिए जायज नहीं है, इसलिए उसको भी नोट कर लो। जब बाप की जेब में से छुपके से पैसे निकाले थे ना, तो बाप के हैं तो हमारे नहीं है, उनकी इजाजत के बगैर हम नहीं ले सकते, कोई भी समझेगा तो अब्बा के जो है ना क्या हुआ, ये अब्बा के जो है तो क्या हुआ नहीं कुछ, वो उन्होंने कह रखा होगा बेटा तुमको जब जरूरत हो मेरी जेब में से ले लेना जितना चाहे, वो बात दूसरी, अगर ऐसा नहीं कहा है तो बगैर पूछे लिया है तो ये भी क्या कहलाएगी, चोरी कहलाएगी, जैसे दूसरे की जेब में से लिया। अब कयामत के जब हिसाब किताब होगा वहां आपके नाम अमल में लिखा होगा कि अब्बा की जेब में से 2000 रुपये निकाले थे बगैर पूछे हुए, और वहां जब हिसाब ये आएगी बात सामने तो फरिश्ते पूछेंगे अब्बा से कि तुम्हारी जेब में से 2000 निकाले थे माफ करते हो क्या नहीं करते हो, तब अब्बा कहे ना मैं तो नहीं माफ करता, आप मां अब्बा से कहा अब्बा आप तो मुझसे बड़ी मोहब्बत करते थे ना, मैं तो आपका बड़ा लाडला बेटा था, कहे बेटा दुनिया में यहां तो वहां तो एक पाई भी बाप भी माफ नहीं करेगा, वो तो किसी भी बहाने से आपकी नेकियां लेने की कोशिश करेगा, इसलिए धोखे में ना रहे आदमी, धोखे में ना रहे, मामला बड़ा संगीन है, बीवी बीवी के साथ ज्यादतियां करते हैं, अभी तो आपके मातहत है तो आप उसको मारते भी हैं, सताते भी हैं, लेकिन जब कयामत का दिन आएगा वहां हिसाब किताब होगा, वहां आपके मातहत नहीं है, वहां तो अल्लाह ताला की अमान में है वो, जैसे मुजरिम को कोर्ट में पेश किया जाए और जिसके साथ जुर्म किया है वो भी कोर्ट में हो तो मुजरिम को ज्यादती कर सकता है जज के सामने, तो आप वहां बीवी बच्चों हर एक के साथ कोई छोटे छोटे रहा जिसके अंदर कोई ताकत नहीं थी वो आज वो ताकतवर बन जाएगा, किससे, अल्लाह के फैसले से, इसलिए बहुत अहम चीज है, इसकी तरफ तवज्जो करने की जरूरत है। अभी तो तौबा का सिलसिला चल रहा है, किसी का कलम लिया था वापस नहीं किया, किताब ली थी, हमारा काबिर कितना है, हजरत अब्दुल्लाह इब्ने मुबारक रहमतुल्लाह के हालात में लिखा कि मरो के रहने वाले थे, वहां से इल्म हासिल करने के लिए आए थे, इजाज़त इल्म हासिल करने के लिए वापस अपने हैं, कई हजार बिंदु है वो मरो वहां से, वहां जाने के बाद क्या लाया कि बुलाने का कलम मैंने लिया था लिखने के लिए, वो तो मेरे पास ही रह गए, तो कलम देने के लिए कई हजार मील का सफर करके वापस गए और कलम वापस किया ताकि मुतालबा ना होकर रुकें, ये अकाबिर का हाल था। अल्लाह ताला के फरीजों में से एक फरीजा ने ये तो हो गया, बहन किताब ली थी वापस नहीं, या बहनों और दूसरे रिश्तेदारों को हक के मीरास, आजकल आम हो गया باپ کے انتقال کے بعد بھائی لوگ لے کے بیٹھ جاتے ہیں, بہنوں کو نہیں دیتے ان کا حصہ, حالانکہ وہ اللہ نے مقرر کیا ہے. تو یہاں تو نہیں دیا, اور بہن بھی بیچاری جو ہے لوگوں کو دکھلانے کے لیے بولتی بھی نہیں ہے, لیکن وہاں سب دینا پڑے گا اس کا حصہ. یہ پڑوسی کے حقوق اگر مارے ہیں, یہ سب مالی حقوق ہیں, ان سب کو ڈائری میں نوٹ کرو کس کے ساتھ کیا معاملہ, آج تک جتنے بھی لوگوں کے ساتھ آپ کا تعلق رہا, اٹھنا بیٹھنا ملنا جلنا رہا, ان کی لسٹ تیار کر کے سوچ کر نام کے ساتھ جیسے کرو کس کے ساتھ کیا معاملہ کیا. جس کا جو حق ہو, مالی حق ہو تو وہ ادا کرو, جانی حق ہو تو جا کر کے بتلاؤ کہ میں نے آپ کو گالی دی تھی, اللہ واسطے مجھ کو معاف کر دو, یا پھر بدلہ لے لو, میں موجود ہوں, دے دو مجھے گالی, سن لوں گا, میں کچھ نہیں کروں گا. یہ جب تک یہ نہیں ہوگا وہاں تک معاملہ صاف نہیں ہوگا. یہ یہاں تفصیل ہے, وہ تو میں سوچ رہا ہوں گا سارے بارہ تو بچ گئے, تفصیل ابھی تک تو باقی چل رہی ہے. سب کی باقاعدہ لسٹ بناؤ, جو رشتے داروں کی لسٹ, دوستوں کی لسٹ, جن کے ساتھ ہمارے معاملے پیش آتے ہیں, پرائے لوگوں کے ساتھ تو پیش نہیں آتے, جن کے ساتھ دوستی ہے, جن کے ساتھ اٹھنا بیٹھنا ہے, جو ہمارے رشتے دار ہیں, جو ہمارے پارٹنر ہیں, ان کے نام لکھو اور ان کا کیا مالی جانی حق ہے وہ نوٹ کرو اور اس کو ادا کرنے کا اہتمام کرو. یہ سب کرو گے تو آپ کی توبہ مکمل ہوگی, ورنہ توبہ نہیں کہلائے گی. اب کبھی ایسا ہوتا ہے کہ معلوم بھی ہے اس کا یہ حق ہے, لیکن معافی مانگتے ہوئے شرم آتی ہے, شرم, بے عزتی محسوس کرتا ہے کہ میری عزت کیا رہ جائے گی. ارے تو دنیا کی عزت کو دیکھتا ہے, آخرت کا معاملہ بڑا سنگین ہے. یہاں بہت بہت تو لوگ ہنسیں گے, تانا دیں گے, سن لو, لیکن وہاں تو جہنم کا عذاب بھگتنا پڑے گا. اس لیے یہ جو ہے معاملے جب تک کہ یہ حقوق کے صاف نہ ہو وہاں تک آدمی اطمینان سے نہ بیٹھے, وہاں تک اطمینان نہیں ہونا چاہیے. دانی حقوق کے لیے معافی مانگنی پڑے گی, مانگو معافی. ہمارے دو پیسے باقی ہوتے ہیں کسی کے پاس تو لینے کے لیے جاتے ہیں نا, اگر وہ کہے ابھی نہیں ہے تو چھوڑ دیں گے, یا پھر دوبارہ جائیں گے, جب تک نہیں دے گا اس کا پیچھا نہیں چھوڑیں گے. ایسے ہی کسی کو ہم نے ستایا تھا, جاؤ معافی مانگنے کے لیے, اس نے معافی نہیں معاف کرتا, تو کوئی بات نہیں, پھر دوبارہ جاؤ, بار بار جاؤ, جب تک کہ وہ معاف نہ کرے وہاں تک, یا کہ بدلہ لے لو یا معاف کر دو لو میں سے, جب تک یہ نہ ہو وہاں تک بات صاف نہیں ہو, توبہ اس وقت تک مکمل نہیں ہو. یہ ہمیں اس طرح زندگی گزارنی ہے کہ ہماری ذات سے کسی آدمی کو ادنا تکلیف نہ پہنچے, یہاں تک کہ جانوروں کو بھی نہیں, کتے کو بھی تکلیف نہیں پہنچنی چاہیے. بعض لوگوں کی عادت ہوتی ہے کہ چلتے ہوئے جا رہے ہیں, کتا بیٹھا ہے, ڈیرا لیا اور مارا, اس کتے نے کچھ اس کو چھیڑا نہیں تھا, کتا تو بےچارا اپنی جگہ پر, کتے کا بھونکا ہو, کاٹنے دوڑا ہو, اس سے بچنے کے لیے گبجیلا مارا ہو, تو سمجھ آنے والی بات, وہ تو چپ چاپ بیٹھا ہے. کتا کہاں بیٹھا ہے, زمین پہ بیٹھا ہے. زمین کس کی ہے, اللہ تعالیٰ کی, اللہ کی مخلوق اللہ کی زمین پہ بیٹھی ہوئی ہے, تمہارے پیٹ میں کائی کو درد ہوا, اب یہ ڈھیلا ہے کہ مارا نا, اب اس کا جواب دینا پڑے گا, کہاں, قیامت میں اللہ تعالیٰ کے یہاں. کسی کو بھی چھیڑو گے تو وہ چھیڑا ہوا جو ہے وہ جانے ختم ہونے والا نہیں, اس کا جواب دینا پڑے گا. بڑے سے بڑے ظالم کو بھی چھیڑو گے تو اس کے ظالم سے اس کے ظلم کا پوچھا جائے گا, لیکن تم نے اس کو حق مارا ہے تو تم سے بھی اس کا حق دلوایا جائے گا. یہ حدیث میں آتا ہے کہ کل کو قیامت میں اللہ تعالیٰ ظالم مظلوم کے درمیان انصاف کریں گے. بہرحال یہ مسئلہ چل رہا تھا کہیں کا توبہ کا, توبہ کی حقیقت سمجھ میں آ گئی کہ نہیں, ذہن میں رکھ لو اور اپنے آپ کو مرنے سے پہلے پہلے ایسے تمام معاملات سے کیا کر لو, پاک صاف کر لو, تب بات بنے گی. ورنہ مسئلہ یہ مسلم شریف میں حضرت یہ ہمارا بدلہ کس طرح, ہم نے اگر ان کا بدلہ نہیں دیا ہے تو اللہ کیسے دلوائیں گے؟ دنیا میں گالی دی تھی تو وہاں گالیاں دلوا دیں, تماشا مارا تھا تو ہم کو تماشا لگ نہیں, بلکہ انسانوں کے ساتھ بدلہ دلوانے کی کیفیت ایسی ہوگی. حضرت ابو ہریرہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ایک مرتبہ حضرت صحابہ سے پوچھا کہ تم مفلس کس کو کہتے ہو؟ صحابہ نے عرض کیا کہ اللہ کے رسول, جس کے پاس درہم و دینار نہ ہو, مال نہ ہو, ہم تو اس کو مفلس سمجھتے ہیں. حضور صلی اللہ علیہ وسلم نے فرمایا, میری امت کا مفلس وہ ہے جو قیامت کے دن بہت ساری نمازیں, روزے, حج, زکات لے کر آئے گا, یعنی عبادتیں, ان کا ثواب ڈھیر سارا پہاڑوں جیسا لے کر آئے گا. لیکن کسی کو مارا تھا, کسی کو گالی دی تھی, کسی پر تہمت لگائی تھی, کسی کو ستایا تھا, کسی کی غیبت کی تھی, کسی کو تانا دیا تھا, کسی کو بے عزت کیا تھا, اللہ تعالیٰ اس کے بدلے میں اس کی نیکیاں اس کو دے دیں گے. یہاں تک کہ ایک وقت آئے گا کہ سب کو نیکیاں دیتے دیتے چکاتے چکاتے ساری نیکیاں ختم ہو جائیں گی اور ابھی سب باقی رہے گا. ابھی کچھ لوگ باقی ہیں جن کا حق ادا نہیں ہوا, اب نیکیاں تو رہی نہیں تو ان کو کیا دی جائیں, تو اب دوسرا طریقہ اپنایا جائے گا, ان کے گناہ اس کے سر پر ڈالے جائیں گے اور اس کے نتیجے میں وہ جہنم میں جائے گا. انہوں نے فرمایا, میری امت کا مخلص یہ آدمی ہے, اتنی ساری عبادتیں لے کر کے گیا پھر بھی کام نہیں آئی. یہ اللہ تعالی ہماری حفاظت فرمائے. ہم سب یہ بڑے ندامت اور پستاوے کا مقام ہوگا کہ دنیا میں تو ہم نیکیاں کرتے رہے, غلط فہمی میں رہے اور لوگوں کے حقوق میں سب چلا گیا. اس لیے نیکیاں کرنا تو آسان ہے, لیکن نیکیوں کو بچا کر رکھنا, ان کی مرتے دم تک حفاظت کرنا, یہ بڑا مشکل ہے. ہم لوگ یہ تو دیکھتے رہتے ہیں کہ ہم نے اتنا قرآن پڑھا, اتنی تسبیح پڑھی, یہ کیا وہ کیا, لیکن فلاں کو گالی دی تھی, فلاں کو ستایا تھا, فلاں نے پر تہمت لگائی تھی, یہ ہمیں یاد نہیں رہتا. جمع کھاتا یاد رہتا ہے, ادھر کھاتا یاد نہیں رہتا, اس کے نتیجے میں پھر گڑبڑ ہو جاتی ہے. اس لیے اس کا بہت اہتمام کرنا چاہیے. اللہ کے جو مخصوص بندے ہوتے ہیں وہ اپنی نیکیوں کو بچانے کا بڑا اہتمام کرتے ہیں. جب ان کے پاس آپ گھنٹے دو گھنٹے بیٹھو گے تو ان دو گھنٹوں میں آپ کو کسی کی غیبت سننے کو نہیں ملے گی. یہ چیز اصل ہے. ہم اور آپ کیا دیکھتے ہیں؟ ظاہری اعمال. ہم یہ دیکھیں گے, یار ہم نے تو ابوابین کی آٹھ رکعت نہیں پڑھی اور یہ بزرگ ہیں, انہوں نے تو دو ہی پڑھی, لیکن یہ آٹھ رکعت پڑھنے کے بعد ہم نے ان آٹھ رکعت کیا حشر کیا, وہ تو اللہ ہی بہتر جانتا ہے. اور انہوں نے دو پڑھ کے اس کو کیسا بچا کر کے رکھا, وہ بھی اللہ ہی جانتا ہے. اس لیے اصل چیز یہی ہے کہ اپنی نیکیوں کی حفاظت کرو, لوگوں کے حقوق ضائع کر کے اپنی نیکیوں کو برباد مت کرو. کسی کو بھی ہماری ذات سے تکلیف میں پہنچے اس کا بہت اہتمام کرو. بعض لوگ ایسے ہوتے ہیں کہ جب تک کسی کو ستائیں گے نہیں وہاں تک ان کا کھانا ہضم نہیں ہوتا. یہ بہت بڑا غلط طریقہ ہے, اس سے اپنے آپ کو محفوظ رکھنے کی ضرورت ہے, اس کی طرف توجہ کیجیے. بہرحال کوشش یہ ہو کہ ہماری ذات سے کسی کو تکلیف نہ ہو. پہلے ذکر کیا جا چکا ہے کہ بیعت کی حقیقت دو چیزیں ہیں, گزشتہ سے توبہ اور آئندہ کا عہد و پیمان. اب تک جو کچھ بتایا وہ گزشتہ کا معاملہ تھا, آئندہ پانچ چیزوں کا پورا اہتمام کرنے کی ضرورت ہے. نمبر ایک, فرائض کی ادائیگی. اللہ تعالیٰ نے ہم پر جو جو چیزیں فرض کی ہیں, کیا فرض کی ہے؟ نماز, روزہ, حج اگر حج کی استطاعت ہے تو, نصاب جتنا مال ہے تو, زکات, پھر واجب میں صدقۃ الفطر, قربانی وغیرہ آتی. دوسرا, قرآن پاک کی تلاوت. تیسرا, تسبیحات. چوتھا, درود شریف اور استغفار. اور پانچواں, حزب العظم. فرائض کی ادائیگی, نماز, روزہ, زکات, حج, صدقۃ الفطر, قربانی کی ادائیگی کا اہتمام کیجیے. اس میں خاص طور پر پانچ وقت کی نمازیں جماعت کے ساتھ پڑھنے کا اہتمام رکھیے, کیونکہ ہر روز ادا کی جانے والی عبادت ہے اور عمان اس کی ادائیگی میں ہم سے زیادہ کوتاہی ہو جاتی ہے. اس کے علاوہ قرآن پاک کی تلاوت کا اہتمام ہونا چاہیے. آپ میں سے جو حافظ ہیں روزانہ کم سے کم 3 باروں کی تلاوت کریں, اور اگر آپ کو قرآن پختہ یاد ہے تو پہلا, دوسرا, تیسرا اس طرح پڑھ سکتے ہیں, پھر کل چوتھا, پانچواں, چھٹا, اور اگر قرآن کچا ہے تو ایک پارے کو 3 مرتبہ پڑھیے, آدھے پارے کو 6 مرتبہ پڑھیے, پاؤ پارے کو 12 مرتبہ پڑھیے. جب پہلا قرآن ختم ہوگا جس میں پاؤ پارے کو 12 مرتبہ پڑھا تھا تو وہ دیر میں ہوگا, لیکن اس کے نتیجے میں آپ کی جو کمزوری تھی وہ دور ہو جائے گی, دھیرے دھیرے پختگی آئے گی. پھر ایک وقت وہ آئے گا کہ آپ چلتے پھرتے آسانی سے 3 پارے پڑھ سکیں گے. یہ تو جو حافظ ہیں ان کے لیے, جو حافظ نہیں ہیں وہ کم سے کم 1 پارا پڑھیں, یہ کم سے کم ہے. اگر آپ زیادہ پڑھتے ہیں تو اس سلسلے کو جاری رکھیں, اور جن کو قرآن پڑھنا نہیں آتا ان کو چاہیے کہ وہ سیکھنے کا اہتمام کریں, اور جب سیکھنے کا ارادہ کر لیں گے اور عمل شروع کر دیں گے تو انشاءاللہ 1-2 سال میں قرآن پڑھنا بھی آ جائے گا, اللہ تعالیٰ سکھا دیں گے. بڑی عمر میں فلسطین کے عورتوں کے متعلق سنا, بڑی بڑی عورتیں, 60-70 سال کی عورتیں, 20 عورتیں, سینکڑوں عورتیں, انہوں نے حفظ مکمل کیا اس عمر کے اندر. آپ جس مسجد میں نماز پڑھتے ہیں اسی مسجد کے امام صاحب سے آپ درخواست کریں کہ وہ آپ کو قرآن پڑھانا سکھائیں, منع نہیں کریں گے. اسی طرح آج کل تو تعلیم بالغاہ کے نام سے جگہ جگہ بڑی عمر والوں کو قرآن سکھانے کا انتظام کیا جاتا ہے, وہاں سیکھیں. بعض لوگ کہتے ہیں کہ اب میری عمر ہی کتنی رہی ہے, قرآن پورا تھوڑا ہوگا. ارے بھائی آپ شروع تو کیجئے, اگر پورا نہیں بھی ہوا تو کل کو اللہ تعالیٰ آپ کو ان لوگوں کے ساتھ اٹھائیں گے جن کا قرآن پورا ہوگا. خلاصہ یہ ہے کہ قرآن پڑھنا سیکھ لو. دوسری چیز پڑھنے کی ہے جس طرح کلمہ, تسمیہ, تسمیہات میں 3 چیزیں, ایک تو تیسرا کلمہ سبحان اللہ والحمدللہ ولا الہ الا اللہ واللہ اکبر ولا حول ولا قوۃ الا باللہ. آپ نے فضائل ذکر کی تعلیم سنی ہوگی, نبی کریم صلی اللہ علیہ وسلم نے بہت سارے کلمات کی فضیلت بتلائی ہے, اور سبحان اللہ کی یہ فضیلت, الحمدللہ کی یہ فضیلت, لا الہ الا اللہ کی یہ فضیلت, اللہ اکبر کی یہ فضیلت, لا حول ولا قوۃ کی یہ فضیلت. یہ سارے کلمے اس ایک میں جمع ہو گئے, ہمارے بزرگوں نے اسی لیے اس کو اختیار کیا ہے کہ یہ بڑا جامع کلمہ ہے. اور یہ اور اس کے علاوہ دوسرے کلمے جو ہمارے بزرگوں کی ترتیب دیے ہوئے ہیں, ایک بات آگے, بہت سے غیر مقلدین یہ اعتراض کرتے ہیں کہ یہ پہلا کلمہ, دوسرا کلمہ, تیسرا کلمہ کون سی حدیث میں آیا ہے. یہ تو یاد کرنے کے لیے الگ الگ کلموں کو کیا کر دیا ہے تاکہ یاد ہو جائے, یہ آسانی ہے. یہ لوگ نہ کرتے ہیں نہ کرنے دیتے ہیں. تو گویا تیسرا کلمہ تسمیہ کے طور پر پڑھنا چاہیے صبح اور شام, 300-300 مرتبہ پڑھے تو اچھا, اور نہیں تو 100-100 مرتبہ کم سے کم. دوسری چیز درود شریف ہے. نبی کریم صلی اللہ علیہ وسلم کے ہم پر بڑے احسانات ہیں, آپ کے صدقے میں اللہ تعالیٰ نے ہم کو ایمان کی توفیق عطا فرمائی, آپ ہی کے واسطے سے اللہ تعالیٰ نے ہمیں سارا دین عطا فرمایا, دین کی ساری برکتیں آپ ہی کے واسطے سے ہمیں حاصل ہوئی. اب آپ کے بہت سارے حقوق ہیں, ان میں سے ایک حق یہ بھی ہے کہ آپ پر درود بھیجنے کا اہتمام کیا جائے, اور اس میں ہمارا فائدہ ہی فائدہ ہے. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جو آدمی میرے اوپر 1 مرتبہ درود بھیجے گا اللہ تعالیٰ اس پر 10 رحمتیں بھیجیں گے. 1 درود بھیج کر 10 رحمتیں حاصل کرنا یہ تو بڑے نفع کا سودا ہے, اس لیے درود کا اہتمام کیا جائے. ہمارا درود پڑھنا بھی دراصل اللہ تعالیٰ سے درود بھیجنے کی درخواست ہے, وہ درود کا جو طریقہ اس پر ہے. درود کے مختلف صیغے ہیں, جیسے 40 درود صیغے یعنی حضور کے بتائے ہوئے کلمات جو حضور نے مختلف حدیثوں میں بتائے ہیں, جیسے درود, درود ابراہیم. ہم تو یہ سمجھتے ہیں کہ درود ابراہیم صرف وہی ہے جو ہم نماز میں پڑھتے ہیں, حالانکہ ایسا نہیں. درود ابراہیم کا مطلب یہ ہے ہر وہ درود جس میں یہ عرض کیا گیا ہو کہ اللہ آپ نے جس طرح حضرت ابراہیم پر رحمت بھیجی اسی طرح آپ صلی اللہ علیہ وسلم پر بھی رحمت بھیجیے. تو 40 درود میں بھی درود کے جو الگ الگ کلمات ہیں وہ سب درود ابراہیم ہیں. کوئی مختصر ہے کوئی طویل ہے, درود کے صیغوں میں سب سے افضل درود ابراہیم ہے, اور حنفیہ کے ہاں درود ابراہیم کے صیغوں میں سب سے افضل وہ درود ہے جو ہم نماز میں پڑھتے ہیں. آپ چاہیں تو وہی پڑھ لیجئے یا اس کے علاوہ کوئی دوسرا درود پڑھ لیں, درود ابراہیم کے علاوہ بھی کوئی اور درود پڑھ لیجئے جس میں آپ کو آسانی. تیسری چیز استغفار ہے. اٹھتے بیٹھتے چلتے پھرتے ہم سے چھوٹے بڑے گناہ تو ہو ہی جاتے ہیں, وہ سارے گناہ ہمارے نام اعمال میں لکھے جاتے ہیں. اب دیکھو ہم جمعہ کے روز غسل کرتے ہیں اور اس کے بعد یا ایک دن چھوڑ کر پھر غسل کرتے ہیں اور دوسرے کپڑے بدلتے ہیں, کیونکہ ہمارے ان بدلے ہوئے کپڑوں کا ایک یا دو دن کے بعد گرد و غبار لگنے کی وجہ سے کیا حال ہوتا ہے وہ ہم جانتے ہیں. اب کیا ہم کپڑوں کو ویسا ہی رہنے دیتے ہیں؟ نہیں, بلکہ ان کو نکال کر دھوتے ہیں, صاف کرتے ہیں, خوشبو لگاتے ہیں, پھر دوبارہ استعمال میں لاتے ہیں. یہی حال ہمارے دل کا ہے. دل پر بھی گناہوں کی دھول لگتی رہتی ہے جس کی وجہ سے دل میلا ہو جاتا ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب کوئی آدمی کوئی گناہ کا کام کرتا ہے تو اس کی وجہ سے اس کے دل پر ایک کالا نقطہ پڑ جاتا ہے. اب اگر وہ توبہ کر لے تو مٹ جاتا ہے, صاف ہو جاتا ہے. توبہ نہیں کرتا تو باقی رہتا ہے. پھر دوسرا گناہ کیا تو دوسرا لگا, پھر تیسرا گناہ کیا تو تیسرا لگا, یہاں تک کہ یہ کالے نقطے لگتے لگتے اس کا پورا دل کالا ہو جاتا ہے. اور ایک وقت آتا ہے کہ نیکی کی توفیق اس کے دل سے چھین لی جاتی. قرآن میں اللہ بلان علی قلوبہم ما کانوا یکسبون, ان کے دلوں پر زنگ چڑھ گیا, اس کا یہی مطلب ہے. حدیث میں بیان کیا گیا یہ گناہ کی خاصیت ہے. تو جس طرح ہم اپنے میلے کپڑوں کو دھوتے ہیں اسی طرح دل کے میل کو بھی دور کرنا ضروری ہے. اس کو دور کرنے کے لیے شریعت نے ہمیں ایک کیمیکل دیا ہے, وہ ہے استغفار. استغفار کرنے سے ہمارے دل کی دھول اور اس کا میل دور ہوتا ہے. اس کے علاوہ دنیا کی کسی بھی کیمیکل کو استعمال کرنے سے یہ میل دور نہیں ہونے والا. اس لیے گناہوں سے تو ہمیں بچنا ہی ہے, لیکن اگر ہو جائے تو فوراً توبہ اور استغفار کا بھی اہتمام کریں. روزانہ کے صبح اور شام کے معاملات میں یہ تین چیزیں ہوئی, تیسرا کلمہ, درود شریف اور استغفار. ہمارے زمانے کے بزرگوں نے ہمارے مزاج کو دیکھتے ہوئے یہ تعداد بتائی ہے, ورنہ بہتر تو یہ ہے کہ 300 مرتبہ پڑھے جائیں. اس لیے کہ آپ نے فضائل درود میں ایک روایت سنی ہوگی کہ حضرت صلی اللہ علیہ وسلم نے فرمایا شب جمعہ میں مجھ پر کثرت سے درود بھیجو. اب کثرت کی کثرت کسے کہتے ہیں؟ حضرت گنگوئی فرماتے ہیں کثرت کی سب سے کم مقدار 300 ہے. وہ آپ نے اگر 300 مرتبہ درود بھیجا تو یہ کہا جا سکتا ہے کہ کثرت کی کم سے کم مقدار پر آپ نے عمل کیا. اگر اس سے کم ہوا تو کثرت ہوئی ہی نہیں. بہرحال کہنے کا حاصل یہ ہے کہ بہتر تو یہ کہ 300 مرتبہ یہ تینوں چیزیں پڑھیں, ورنہ کم سے کم 100 مرتبہ تو پڑھنی ہی چاہیے. دل میں اگر تڑپ ہو تو سب کچھ آسان ہے. دنیا کا کچھ حاصل کرنے کے لیے ہم کیا کچھ نہیں کرتے, کیسے کیسے پاپڑ بیچتے ہیں, لیکن جہاں دین کا معاملہ آتا ہے تو وہاں ہم باتیں بنانے لگ جاتے ہیں. بہت سے اہل علم بھی اقرار کرتے ہیں کہ ہمیں وقت نہیں ملتا, ہم سے پورا نہیں. یہ تین تسبیح, تیسرا کلمہ, درود شریف, استغفار, یہ بھی ہم سے پوری ہوتی نہیں ہے. صبح شام بہانہ کرتے ہیں لوگ کہ وقت نہیں ملتا. ارے بھائی, آپ کو اخبار دیکھنے کا وقت ملتا ہے, دوستوں کے ساتھ بیٹھنے کا وقت ملتا ہے, موبائل دیکھنے کا وقت ملتا ہے, ساری چیزوں کے لیے وقت ملتا ہے, لیکن اللہ کا نام لینے کے لیے ہمارے پاس وقت نہیں ہے. کیا اللہ کا نام ہی ایسا رہ گیا کہ اس کے لیے ہمارے پاس وقت نہیں؟ کل قیامت میں اگر اللہ تعالیٰ پوچھیں گے کہ تو سارے کام کرتا تھا, تجھے میرا نام لینے کا وقت نہیں ملتا تھا, تو اس وقت ہم کیا جواب دیں گے؟ بڑی سوچنے کی بات ہے. یہ ساری چیزیں جو بھی بتلائی ان میں سے ہر ایک کے لیے وقت مقرر کرو. ان تصویرات کے لیے وقت طے کرو, پلا وقت یہ بلا تو وہ مقرر. جیسے ناشتے کا وقت طے ہے نا, دوپہر کے کھانے کا وقت طے ہے شام کے, اور اس وقت تو کام ہوتا ہی ہے, ایسے اس کے لیے بھی وقت طے کرو. یہ صبح کی تسبیح کے لیے سب سے اچھا وقت فجر کی نماز کے بعد سے طلوع آفتاب تک کا ہے. اس وقت میں ذکر کی بڑی فضیلت آئی ہے, اسے فجر کی نماز کے بعد وہیں بیٹھ کر تلاوت و تسبیحات پوری کر لیجیے. پھر سورج نکلنے کے بعد اشتراک کی دو یا چار رکعت پڑھ لیں. حدیث شریف میں آتا ہے کہ جو شخص صبح میں دو رکعت پڑھ لے اللہ تعالیٰ اس کے دن بھر کے کام بنا دیں گے. گویا دن بھر کی گارنٹی بھی اللہ تعالیٰ دے دیتے ہیں. لیکن بات کاروباری لوگوں کے لیے کاموں کی مجبوری ہوتی ہے, ان کے لیے فجر کی نماز کے بعد بیٹھنا ممکن نہیں ہوتا, تو ان کے لیے چلتے پھرتے یا فجر کی نماز سے پہلے یا صبح اٹھنے سے لے کر دس ساڑھے بجے دس بجے تک پورا کر لینے میں کوئی حیرت کی بات نہیں. شام کی دسویں اثر سے لے کر مغرب تک میں پڑھ لیں تو بہتر ہے, لیکن اگر موقع نہ ہو تو سونے تک میں اس دسویں ہاتھ کو پورا کر لیں. دسویں ایک جگہ پر بیٹھ کر پڑھ سکتے ہیں چلتے پھرتے بھی, لیکن ایک جگہ پر بیٹھ کر پڑھنے میں زیادہ جی لگتا ہے اور فائدہ بھی زیادہ ہوتا ہے. چلتے پھرتے پڑھیں گے تو بھی انشاءاللہ فائدے سے خالی نہیں رہے گا. کھانا ہم چلتے پھرتے بھی کھا سکتے ہیں, لیکن کیا کبھی کھاتے ہیں؟ ہاں, ضرورت کے موقع پر کھا لیتے ہیں. کبھی ضرورت پیش آئی تو سفر کے اندر ٹرین میں بیٹھے ہوئے ہیں, جگہ نہیں ملی, کھڑے ہیں, کھڑے کھڑے کھانے کا وقت آ گیا تو کھڑے کھڑے بھی کھا لیتے ہیں, ورنہ عام طور پر تو اس کے لیے بیٹھتے ہی ایسے. یہاں حزب العظم دعا کی ایک کتاب ہے. دعا بھی عبادت ہی ہے. یہ اللہ تعالیٰ کا کتنا بڑا کرم ہے کہ اس سے ہماری ضرورتوں کے مانگنے کو بھی عبادت بنا دیا گیا. گویا اس حاجت کو اللہ سے مانگنے پر ہمارے نام اعمال میں عبادت کا ثواب لکھا جائے گا. یہ تو ہم خرما و ہم ثواب جیسا مسئلہ ہو گیا. ہم اس سے اپنی حاجت مانگ رہے ہیں اور اللہ تعالیٰ کے یہاں یہ چیز عبادت میں لکھی جا رہی ہے. اللہ کے کرم اور اس کے احسان پر قربان جائیے. اتنا ہی نہیں بلکہ اللہ تعالیٰ نے قرآن کریم میں ہمیں دعا مانگنے کا حکم بھی دیا ہے. بھائی تعالیٰ کا ارشاد ہے, ان الذین یستکبرون عن عبادتی سیدخلون جہنم داخرین. مفسرین فرماتے ہیں کہ اس آیت میں عبادتی سے مراد دعا ہے. مطلب یہ ہے کہ جو لوگ دعا مانگنے سے بڑائی کرتے ہیں, نہیں مانتے, وہ جہنم میں رسوا ہو کر داخل ہوں گے. دعا نہ مانگنے پر اتنی بڑی بنی جائے گی. ان سب کے باوجود بھی اگر ہم دعا نہ کریں تو اس سے بڑی محرومی کی بات کیا ہوگی. مزید یہ کہ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ بندے کی اللہ تعالیٰ سے مانگی ہوئی کوئی دعا خالی نہیں جاتی. بہت سی دعائیں ہم کرتے ہیں اور ہمیں اس کا نتیجہ نظر نہیں آتا, لیکن وہ جیسا کہ آپ نے فضائل رمضان میں اثر کی بات کی تعلیم میں دعا کے قبول ہونے کا کیا مطلب ہے, حضرت شیخ نے تین چیزیں بتائی, آپ سن چکے. کل کالے من کل ہی آیا تھا کلیا پر. اب دعا کیسے مانگے تو نبی کریم صلی اللہ علیہ وسلم نے ہم کو دعا مانگنے کا طریقہ بھی بتا دیا. ہم اللہ تعالیٰ سے کس طرح مانگیں؟ ہم تو محتاج محض ہیں, ہماری تمام حاجتیں اللہ تعالیٰ سے جڑی ہوئی ہیں. تو اب ان حاجتوں کو مانگنے کا کیا طریقہ؟ ایک تو یہ کہ ہم اپنے الفاظ میں اللہ سے مانگیں, دوسرا یہ کہ حضور صلی اللہ علیہ وسلم نے ان حاجتوں کو مانگنے کے لیے جو کلمات ہم کو سکھائے ہیں, جو طریقہ بتایا ہے, ان کلمات سے وہ دعا حاجتیں اللہ سے مانگیں. جو کلمات حضور نے بتلائے ہیں ان سے دعا مانگنا, یہ طریقہ اللہ تعالیٰ کے یہاں زیادہ پسندیدہ ہے. حکومت اور سر گورنمنٹ جب کہیں کوئی مدد کا اعلان کرتی ہے نا, تو اس مدد کو لینے کے لیے فارم چھپواتی ہے. کسی کو مدد کی ضرورت ہو وہ فارم لو, اس کو پر کرو اور اپنی طرف سے کچھ لکھنا نہیں. ایسے یہاں بھی خالی نام اپنا لکھنا ہے. حضرت مولانا مفتی محمد تقی صاحب دامت برکاتہم فرماتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کی سکھائی دعائیں چھپے چھپائے فارم ہیں, اللہ تعالیٰ دینا چاہتے ہیں. اسی لیے اس نے اپنے نبی پاک صلی اللہ علیہ وسلم کے واسطے سے ہمیں بتایا کہ اگر فلاں چیز اور فلاں حضرت اللہ سے مانگی ہو تو اس طرح مانگو. اب اگر ہم ایسے پکے اور یقینی راستوں کو چھوڑ کر غیر یقینی راستوں کی طرف جائیں گے تو اس سے بڑی محرومی کی بات کیا ہوگی. قرآن و حدیث کی ان ساری دعاؤں کو ایک بہت بڑے عالم ملا علی قاری رحمۃ اللہ علیہ, جو بڑے مصنف بھی ہیں, مشکات کی شرح بھی لکھی ہے اور بھی بہت ساری کتب حدیث کی شرح لکھی ہے, کثیر التصانیف مصنفین میں ان کا شمار ہوتا ہے, انہوں نے ایک کتاب میں جمع کر دیا. اس کا نام الحزب العظم والورد الافخم جو ہے انہوں نے رکھا. تو خیر, تو انہوں نے ان ساری دعاؤں کو جمع کر دیا تو بڑی ضخیم کتاب بن گئی. ایک آدمی اس کو ایک دن میں پڑھنا چاہے تو بظاہر مشکل ہے, ویسے بعض ایسے بندے بھی ہیں جو روزانہ اس کو پورا پڑھتے ہیں. حضرت شاہ کی مختصر صاحب فرماتے ہیں کہ میرے شیخ حضرت شاہ عبد الغنی صاحب فولپوری جب تہجد سے فارغ ہوتے تو روزانہ یہ کتاب پوری زبانی پڑھتے تھے. میں کہتا ہوں میں نے حضرت مدنی صاحب کو دیکھا وہ زبانی پوری پڑھتے تھے اس کو, یہ اس کتاب کو روزانہ علی بلازم. لیکن یہ ہر ایک کے بس کا نہیں, آسانی کے لیے کسی بزرگوں نے اس کتاب کے ساتھ حصے کر دیے. ہر ایک کا نام جو رکھا, پہلی منزل سنیچر, دوسری منزل اتوار. ابھی پہلی منزل سنیچر جو لکھی ہے نا, اس کا مطلب یہ مت سمجھنا کہ نبی کریم صلی اللہ علیہ وسلم دعائیں سنیچر کے روز مانگا کرتے تھے. ایسا تو انہوں نے ہماری سہولت کے لیے کیا ہے تاکہ کم از کم ایک ہفتے میں ساری دعائیں پڑھی جا سکے. یہ کتاب تقریباً ہر زبان کی ترجمے والی ملتی ہے, اور اگر آپ عربی اچھی طرح جانتے ہیں تو اس کی ضرورت نہیں, لیکن نہیں جانتے تو ترجمہ والی لیجئے اور ترجمہ بھی دیکھیے تاکہ آپ کو پتا چلے کہ دعا میں کیا مانگا گیا ہے. جب دعا میں جو مانگا جا رہا ہے نا اس کا پتا چلتا ہے تو آدمی کا دعا میں جی لگتا ہے. آپ نے بڑے مجمع میں دیکھا ہوگا کہ دعا کرانے والا جب دعا کراتا ہے تو جب قرآن و حدیث کی عربی دعائیں مانگتا ہے آمین کی آواز بھی نہیں آتی. روزانہ دیکھیں میں پہلے قرآن حدیث کی دعائیں آمین کی آواز میں لوگوں کو پتا ہی نہیں چلتا کہ کیا مانگا گیا, جگہ لوگوں کو پتا ہی نہیں چلتا کیا مانگا. جب اردو میں شروع کرتا ہے کہ اللہ ہمارے گناہوں کو معاف کرنا تو لوگ کہتے ہیں آمین, ایسا معلوم ہوتا ہے جیسے ابھی دعا شروع ہوئی, کہ وہ تو کب سے چل رہی ہے. اور پھر جب مانگنے والا یوں کہے گا اللہ ہماری روزی میں برکت دے تو آمین کی آواز بھی ڈبل ہو جائے گی, اس لیے کہ اپنی غرض آئی. ویسے بہت اچھا ہے, اللہ تعالیٰ نے ہمیں یہی حکم دیا ہے اور اللہ تعالیٰ کو اس پر کوئی اعتراض بھی نہیں. وہ تو بس یہ چاہتا ہے کہ مجھ سے مانگو میں دوں گا. دنیا والوں کا حال تو یہ ہے کہ کسی ضرورت کے وقت اگر مجھ سے مانگو تو وہ ناراض ہوں گے, تانا دیں گے, ضرورت پڑی تو آیا. اللہ کے یہاں ایسا نہیں, وہ تو یہی چاہتا ہے کہ ہم اپنی ہر ضرورت اس سے مانگیں, اور مانگنے پر وہ خوش بھی ہوتا ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اپنی تمام عادتیں اللہ سے مانگو, یہاں تک کہ اگر آپ کے چپل کی پٹی ٹوٹ جائے وہ بھی اللہ سے مانگو. اپنے اعتماد پر مت بیٹھے رہو کہ میں اسے ٹھیک کر لوں گا. بہت سے لوگ ایسے اعتماد پر بیٹھے رہتے ہیں اور جب کرنے کے لیے ارادہ کرتے ہیں تو ہو نہیں پاتا, ایسی رکاوٹیں آ جاتی جس سے وہ کام نہیں ہو پاتا. بہرحال پہلے اللہ سے مانگو پھر کرو. خلاصہ یہ کہ الحزب العالم کی روزانہ ایک منزل اس کا ایک معنی سمجھنے کے ساتھ پڑھنے کا اہتمام کرو. صرف الفاظ نہیں, ربنا آتنا فی الدنیا حسنہ پڑھ لیا اور کیا مانگا جا رہا ہے اس کا کوئی استحضار نہ ہو, بلکہ جو مانگ رہے ہیں سمجھ کر مانگو اس کا فائدہ ہوگا. ہمارے حضرت فرمایا کرتے تھے کہ اگر آپ کی کوئی ذاتی حاجت ہو آپ مسنون دعاؤں میں تلاش کرو, آپ کو کوئی نہ کوئی دعا اسی ضرور مل جائے گی جو آپ کی ذاتی حاجت کی معافی ہوگی. مثلا اگر آپ مقروض ہیں تو ایک تو یہ ہے کہ اس کے لیے آپ اپنے الفاظ میں دعا مانگیں کہ اللہ میں بہت بڑا مقروض ہوں, میرا قرض ادا کر دے. دوسرا یہ کہ آپ اس کے سلسلے میں حضور کی بتلائی ہوئی دعائیں اپنی بتلائی ہوئی دعا سے اپنی دعا مانگیں. دونوں دعاؤں میں زمین آسمان کا فرق ہے, ایسی دعا تو آ جائے تو اس کو چلتے پھرتے بھی اپنی زبان سے ادا کرتے رہو, دل سے اس کا تصور کرتے رہو. دعا کوئی زبان سے ہی مانگنا ضروری نہیں, دل میں یہ تصور کرتے ہوئے اللہ کی طرف متوجہ ہو کر مانگیں, وہ بھی دعا ہی ہے اور وہ بھی اللہ تعالیٰ سے تعلق قائم کرنے کا ایک ذریعہ ہے. بڑا تفصیلی مضمون ہے, کیا کہیں گے, ایک بجا ہزار ڈیڑھ بجا. ہماری ایک بہت بڑی کمزوری یہ بھی ہے کہ ہم مانگتے تو ہیں اور جب وہ چیز مل جاتی ہے نا تو ہمیں شکر ادا کرنے کی توفیق نہیں ہوتی. یہ پوائنٹ بھی خاص یاد رکھو. کیا مثلا گھر سے نکلے ہیں کہیں جانے کے لیے ڈاکٹر کے پاس یا کہیں اور کام کے لیے, تو باہر آ کر بس پکڑ لی ہے اور بس نے جہاں اسٹیشن کے پاس چھوڑا وہاں سے آپ کو ٹرین پکڑنی ہے, اور ٹرین جب وہاں پہنچا دے گی ڈاکٹر کی کلینک تک تو پھر وہاں ڈاکٹر کے ساتھ کیا کرنی ہے, ملاقات کرنی ہے. اب یہ ایک حضرت ہوئی جو تین حصوں میں تقسیم ہو گئی ہے. ہمارا حال کیا ہے؟ ہم دعا تو کرتے ہیں لیکن شکر نہیں کرتے. اب جب بس مل گئی, بس مل جائے, یا جب گھر سے نکلیں گے تو کیا دعا کریں گے؟ بس مل جائے, بس مل جائے, بس مل گئی, بس ملتے چڑھ گئے, لیکن الحمدللہ اے اللہ تعالیٰ شکر ہے کہ تم نے بس ملوا دی. یہ ہماری زبان سے نہیں نکلے گا. بیٹھ تو گئے بس میں, لیکن اس نعمت کا شکر ادا ہم نے نہیں کیا اللہ تعالیٰ کی. اس کی جگہ دوسری دعا شروع کر دیں گے کہ اب کیا مل جائے, ٹرین مل جائے, آگے گاڑی مل جائے, وہ مل گئی تو آگے تیسری دعا شروع کر, وہاں بھی شکر ادا نہیں کیا. تیسری دعا شروع کر دی, جس کام کے لیے جا رہا ہوں وہ کام ہو جائے. وہ ایک کے بعد ایک ہماری ڈیمانڈ تو بڑھتی جاتی ہے, جو پوری بھی ہو رہی ہے اس پر ہمیں شکر ادا کرنے کی توفیق نہیں. حالانکہ جب ہم نے دل میں تمنا کی تھی, اللہ تعالیٰ نے ہماری یہ تمنا پوری فرمائی, تو ہمیں اس کا شکر ادا کرنا چاہیے تھا. قرآن میں ارشاد ہے, باری تعالیٰ ہے, لئن شکرتم لازیدنکم, اگر تم شکر ادا کرو گے تو میں تمہاری نعمتوں میں زیادتی کروں گا. شکر ادا کرنے پر اللہ تعالیٰ کی طرف سے نعمتیں بڑھائی جاتی ہیں, اس کے باوجود بھی ہمیں شکر ادا کرنے کی توفیق نہیں ہوتی. شیطان نے انسان پر جو بڑا حملہ اور وار کیا اور ناشکری کا کیا, وہ ناشکری کا کیا, گلا گیا تھا. حضرت آدم کو سجدہ نہ کرنے کی وجہ سے اللہ تعالیٰ نے شیطان کو جب اپنی بارگاہ سے دھتکار کر نکالا, تو اس نے بڑے دعوے کے ساتھ کہا تھا, لَآتِيَنَّهُم مِّن بَيْنِ أَيْدِيهِم وَمِن خَلْفِهِم وَعَنْ أَيْمَانِهِم وَعَنْ شَمَائِلِهِم, میں ان انسانوں پر حملہ کروں گا آگے سے, پیچھے سے, دائیں سے, بائیں سے, اور میری اس حملے کے نتیجے میں کیا ہوگا, فَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ, ان میں سے تو اکثروں کو شکر گزار نہیں پائے گا. اچھے اچھے نیک لوگ بھی شکر کے معاملے میں پیچھے رہ جاتے ہیں. اس لیے اپنا مزاج شکر ادا کرنے کا بنا لیا تو یہ سمجھ لیجئے کہ سب کچھ مل گیا. بہرحال میں عرض کر رہا تھا, کل ہند العظم کی دعاؤں کو مانگنے کا اہتمام کریں, سمجھ کر مانگیں, دل لگا کر مانگیں, سوچ کر مانگیں کہ اللہ تعالیٰ سے مانگ رہا ہوں. اگر اس کا مزاج بنائیں گے پھر دیکھنا اللہ تعالیٰ کے ساتھ ہمارا تعلق کیسے قائم ہوتا ہے. اور میں تو آپ نوجوان عمر کے لوگوں سے کہتا ہوں کہ اس کو پورا یاد کر لو, یعنی اس کو دیکھ کر پڑھنے کی ضرورت ہی نہ پیش آئے. آپ اپنے اسے زبان ہی پڑھ سکیں. اگر ایک ہفتے میں ایک دعا بھی یاد کریں گے تو سال کے 52 ہفتے میں 52 دعائیں آپ کو یاد ہو جائے گی. اس طرح دھیرے دھیرے پوری کتاب آپ کو یاد ہو جائے گی. آپ نے دیکھا ہوگا جب کوئی اللہ کا بندہ دعا کراتا ہے اور شروع میں عربی دعائیں مانگتا ہے تو بہت سے لوگ تعجب رشک کرتے ہیں, اس کو تو کتنی ساری دعائیں ہیں, زبانی یاد ہیں. میں کہا کرتا ہوں کہ بھائی یہ صلاحیت تو اللہ تعالیٰ نے آپ کو بھی دی ہے, آپ بھی اگر اس کو استعمال کریں گے تو آپ کو بھی زبانی یاد ہو سکتی. میں نے ہمارے حضرت کو دیکھا کہ کبھی بھی الحزب العظم دیکھ کر نہیں پڑھتے تھے, ہمیشہ زبانی ہی پڑھتے تھے. بہرحال اس میں ہمارا ہی فائدہ ہے, اس کا اہتمام کرو. اس کتاب میں بعض دعائیں تو ایسی ہیں کہ ان کے متعلق حضرت مفتی تقی صاحب فرماتے ہیں کہ ان کو پڑھ کر حیرت ہوتی ہے کہ کیسی کیسی دعائیں آپ صلی اللہ علیہ وسلم ہمیں سکھلا کر گئے ہیں. غالباً فیض الباری میں علامہ انور شاہ کشمیری نے لکھا ہے کہ نبوت کی نشانیوں میں سے یہ دعائیں بھی ہیں. اگر اللہ تعالیٰ کی طرف سے بدریہ وہی آپ صلی اللہ علیہ وسلم پر یہ دعائیں نہ اتاری جاتی تو کوئی آدمی اپنے دماغ سے اس طرح کی دعا نہیں مانگ سکتا تھا. ایک چیز ہے چہل درود, 40 درود کا جو مجموعہ ہے نا, ابھی آج کل تو ہند ملادوں کے ساتھ ہی چہل درود بھی چھاپ دیا گیا ہے اور چہل استغفار بھی چھپا ہوا ہے اور صبح شام کے اذکار بھی ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے حدیثوں میں درود شریف کے کچھ چہرے بتلائے ہیں, ان کو حضرت تھانی رحمۃ اللہ نے اپنی کتاب زاد السعید میں نقل کیا ہے. ان میں سے 25 چہرے صلوات کے ہیں اور 15 چہرے سلام کے, وہی 40 چہرے حضرت شیخ نے بدار درود میں لیے ہیں. جب حضرت شیخ رحمۃ اللہ علیہ کا افریقہ کا سفر ہوا تھا تو حافظ عبدالحق میاں صاحب رحمہ اللہ کے بڑے بھائی حافظ عبدالرحمٰن میاں صاحب نے حضرت شیخ سے وہ 40 چہرے الگ سے छापने की इजाजत मांगी, हजरत ने इजाजत दी, फिर उनको अलग शाये किया और ऐसी मकबूलियत हुई कि उसके बाद से ये 40 सिरे बराबर सप्ते चले जा रहे हैं। उनका मामूल, उसका मामूल बना लो, रोजाना उसको पढ़ो, उसमें कोई ज्यादा वक्त नहीं लगता, 5-6 मिनट में पूरा हो जाएगा, क्योंकि उसमें से बहुत से ऐसे होगी खास खास फजीलत हदीसों में आई है, तो उनको पढ़ने से हमें वो सारी फजीलतें भी हासिल हो जाएगी। जैसे हम खाने पीने में इसका एहतमाम करते हैं कि समोसे भी मिलने चाहिए, कबाब भी मिलने चाहिए, बड़ा बड़ा आइटम भी मिलनी चाहिए, इस तरह पढ़ने के सिलसिले में भी एहतमाम होना चाहिए। खाने के आइटम है, दुआ की भी आइटम है अलग अलग, और इस्तिगफार के भी 40 शेर अभी जमा किए गए हैं, उनको भी रोजाना पढ़ने की आदत डालो। एक तो वो इस्तिगफार जो 100-100 मरतबा सुबह शाम पढ़ना है, वो 3 तस्वीर वाला, वो तो अलग पढ़ना है, लेकिन ये जो इस्तिगफार के 40 शेर हैं उसमें कुरान के 20 शेर और हदीस के 40 शेर जमा किए गए हैं, उनको भी पढ़ लिया करो, उसको पढ़ने में भी तकरीबन 5-6 मिनट लगते हैं, उसकी भी आदत डाल लो, उसके बड़े फायदे हैं। इस्तिगफार के फायदे तो कुरान में भी है, बारी ताला का इरशाद है, इस्तग़फिरु रब्बकुम इन्नहु काना गफ्फारा युरसिलु समाअ अलैकुम मिदरारा व यमदिदकुम बि अमवालिम व बनीन व यजअल लकुम जन्नातिन व यजअल लकुम अनहारा। बल्कि आजकल तो हम पर जो हालात आते हैं उसकी बड़ी वजह गुनाह ही है, इसलिए जितना ज्यादा इस्तिगफार करें उतने हमारे मसाइल हल हो जाते हैं। हज़रत हसन बसरी रहमतुल्लाह अलैह का वाकया है कि उनके पास एक मरतबा एक आदमी आया और उसने कहा मेरे यहाँ औलाद नहीं होती, आपने कहा इस्तिगफार करो। उसने फिर कहा, और आया, दूसरा आया, उसने कहा खेती बाड़ी भी नहीं, उसको आपने कहा इस्तिगफार करो। तो एक और आया, कहा बारिश नहीं, कहा इस्तिगफार करो। जो भी पूछता उसके जवाब में यही फरमाते इस्तिगफार करो। इसने कहा हजरत आपने हर एक को एक ही नुस्खा बताया, तो जवाब में उन्होंने सूरह नूह की यही आयत पढ़ी और कहा कि देखो इन आयत में अल्लाह ताला ने खुद यही सारी चीजें बतलाई हैं, माल में बरकत, औलाद का हुसूल वगैरह। मैं अपनी तरफ से नहीं कह रहा हूँ, बारह इस्तिगफार के बेशुमार फायदे हैं। 40 इस्तिगफार वाले रिसाले के शुरू में मुख्तसर तौर पर उनकी तरफ इशारा भी कर दिया गया है। इतने ज्यादा फायद के होते हुए तो हम रोजाना 10 मरतबा भी पढ़े तो कम है, लेकिन हम ये नहीं कहते कि 10 मरतबा पढ़िए, हम तो ये कहते हैं कम से कम 1 मरतबा पढ़िए, और उसको पढ़ने का भी वक्त मुकर्रर होना चाहिए। उसके अलावा हर फर्ज नमाज से फारिग होने के बाद आयतुल कुर्सी भी पढ़ा करो। तिर्मिज़ी शरीफ की रिवायत है कि कोई आदमी अगर फर्ज नमाज से फारिग होकर आयतुल कुर्सी पढ़ता है तो उसके और जन्नत के दाखिले में सिर्फ मौत आई है, यानी मरा नहीं, सीधा जन्नत में पहुंचा, इसलिए उसकी आदत डालो। फर्ज नमाज के बाद अगर सुन्नतें हैं तो सुन्नतों के बाद, और अगर सुन्नतें नहीं हैं तो फर्ज की सलाम के बाद 33 मरतबा सुभान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह, 34 मरतबा अल्लाह पर पढ़ने की आदत डालो। ये तस्बीहात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सहाबा को बतलाई थी। बुखारी शरीफ में है एक मरतबा फकरा और गरीब सहाबा ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से अपने दूसरे मालदार भाइयों के ताल्लुक से फरियाद की कि हम नमाजें पढ़ते हैं वो भी नमाज पढ़ते हैं, हम रोजे रखते हैं वो भी रोजे रखते हैं, हम कुरान पढ़ते हैं वो भी कुरान पढ़ते हैं, उनको अल्लाह ने माल दौलत दे रखी है, वो माल खर्च करते हैं लेकिन हमारे पास माल नहीं है, तो गोया हम उनकी बराबरी नहीं कर सकते और वो हमसे आगे बढ़ जाते हैं। तो तुम ये तस्बीहात पढ़ो, तुम ये पढ़ोगे तो कोई तुम्हारी बराबरी नहीं कर सकेगा सिवाय इसके जो पढ़े। अब उस जमाने के मालदार भी खैर कुरून के थे, हमारे जमाने जैसा ही हाल था, उन्होंने जब ये सुना उन्होंने भी पढ़ना शुरू कर दिया। फिर गुरबा ने आकर फरियाद की तो ने फरमाया फजलुल्लाह होती है हमेशा, ये तो अल्लाह ताला का फजल है, जिसे चाहते हैं देते हैं। इस तस्वीर को तस्वीर फातिमा हमारे उस्ताद मुफ्ती सईद साहब पालनपुरी रहमतुल्लाह अलैह, इस तस्वीर को फकराए सहाबा ने पूछा था, जो नमाज 5 वक्ता नमाज के बाद पढ़ी जाती है ये तीनों, उसका नाम दिया था तस्मूल फकरा, और एक सोते वक्त यही सोते वक्त भी पढ़ी, उसको तस्मी है फातिमी, चूंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपनी साहबजादी हजरत फातिमा रज़ी अल्लाह तआला अन्हा को बतलाया था। हमारे उस्ताद मुफ्ती सैयद साहब पालनपुरी उसको तस्मीउल फुकरा का नाम दे देते। हमारी इस्तिलाह में उसको तस्मीए फातिमी कहा जाता है, क्योंकि यही तस्मी ने अपनी साहबजादी हजरत फातिमा रजी अल्लाह तआला अन्हा को सोते वक्त पढ़ने के लिए बतलाई थी। हजरत फातिमा को घर का सारा कामकाज करना पड़ता था, चक्की पीसना, पानी भरकर लाना वगैरह, जिसकी वजह से कपड़े भी मैले हो जाते थे, थकावट भी होती थी। एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास कुछ गुलाम आए तो हजरत अली ने हजरत फातिमा से कहा, अब्बा के कहा कुछ गुलाम आए हैं, तुम जाकर जरा दरखास्त कर दो एक दो खादिम तुमको दे दें, ताकि ये रोजाना की ज़हमत होती है उससे निजात मिल जाए। हजरत फातिमा रज़ी अल्लाह तआला अन्हा उनकी सलातों की खिदमत में हाजिर हुई, देखा कि वहाँ कुछ लोग मौजूद थे, उनकी मौजूदगी में उन्हें कुछ कहने का मौका नहीं मिला, वापस हो गई। लेकिन वापस होने से पहले हजरत आयशा रज़ी अल्लाह तआला अन्हा से कहा कि मैं तो अब्बा के पास इस मकसद के लिए आई थी, लेकिन अभी मौका नहीं मिला, अब मेरी बात पहुंचा देना। तो वो मेहमान चले गए और हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम घर में तशरीफ लाए, तो हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा हज़रत फातिमा की वो बात पहुंचाई। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम जो रात को पहुंचाई, जब हुज़ूर रात में घर में आए, हुज़ूर उसी वक्त हज़रत फातिमा के घर तशरीफ ले गए। ये भी देखने की चीज है, साहबजादी की जरूरत थी तो उसी वक्त हम वो कल जाएंगे कल मिल लेंगे, नहीं उसी वक्त रात के ही वक्त जो है। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम रात को हज़रत फातिमा के घर तशरीफ ले गए, हुकूक की अदायगी का एहतमाम देखिए, बेटी अपनी दरख्वास्त लेकर आई थी तो उसको पूरा करने के लिए रात को भी तशरीफ ले गए। हमारा हाल तो ये कि हम कह देते हैं आया होगा, वो तो चला गया, आप क्या। हुज़ूर ये हुकूक की अदायगी का एहतमाम है। बहरहाल हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम खुद तशरीफ ले गए और हज़रत फातिमा से फरमाया कि देखो फला मुसलमान घराने के कुछ अफराद शहीद हुए थे, उनको गुलामों की जरूरत थी तो मैंने वो गुलाम उनको दे दिए, अलबत्ता तुमको उन गुलामों से बेहतर चीज बतलाता हूँ। सोते वक्त 33 मरतबा सुभान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 मरतबा अल्लाह अकबर पढ़ा करो। बुजुर्गों ने लिखा है अगर औरतें इसको भी पढ़ा करें तो दिन भर कामकाज के नतीजे में जो थकावट होती है वो भी दूर हो जाएगी, इसीलिए इस तस्मी का नाम तस्मीए फातिमी है। और ये जो नमाज के बाद आप सलाह पढ़ने को बतलाई, वो पुकारे साहबा को बतलाई थी, बहरहाल उसको पढ़ने का भी एहतमाम कीजिए। शैतान इंसान को तस्मियात पढ़ने नहीं देता, आदमी जब नमाज से फारिग होने के करीब होता है, ये बात भी हदीसी में है, करीब होता है तो उसके दिल में तकाजा डालता है कि बुरा काम करना, नमाज खत्म होने का वक्त जब आता है सलाम का, तो शैतान दिल में ख्याल रहा कि नमाज के बाद फलाना काम है, तो सलाम फेरते ही तरबी पढ़ने के बजाय सलाम प्यारा नहीं गए भागा वो काम है। ऐसा ये बात शैतान ने क्यों दिल में डाली, ताकि तस्बीह पढ़ने की नौबत ना आए। हुजूर ने ये बात हदीस में फरमाई, लेकिन शैतान इस तरह शैतान इंसान को तस्बीह पढ़ने से रोक देता है। ये तो नमाज के बाद की तस्बीहात के बारे में फरमाया और रात को सोने से पहले की तस्बीह, बहुतों को तो बहुत जल्दी है सलाम फेरते ही बाहर निकल और बाहर जा करके खड़े हैं बातें कर रहे हैं। जो बेचारे तस्बीह पढ़ के वो इत्मीनान से तस्बीह पढ़ के निकल के बाहर आते हैं, तब भी ये लोग वहीं खड़े हैं, ये जल्दी निकले थे क्या फायदा हुआ, सिवाय इसके के महरूम रहे अल्लाह ताला की नमत से। रात को सोने से पहले की दसवीं के बारे में फरमाया, जब आदमी पढ़ना शुरू करता है तो नींद का तकादा शुरू हो जाता है, यही तस्वीर तस्वीर फातिमी सोने से पहले भी पढ़ने की है, तो उसका तरीका यह है कि पहले बैठो, कहाँ लेटे लेटे नफसई में कर लेता हूँ, लेटे लेटे पूरी कर लेते, लेकिन वो पूरी उससे पहले शैतान थपकियां दे के सलाह देता है, इसलिए नफ्स जो यूं कहेगा बैठ लेटे लेटे पढ़ो, हाँ लेटे नहीं मेरा बैठ के पढ़ूंगा, जब पूरी हो जाए तब लेटो, ताकि शैतान हमको धोखा न दे सके। धोखा देने वाले का इलाज यही होता है और क्या होता है, ये सब हमें हुजूर ने बतलाया है, लेकिन हम अमल नहीं करते। जब आदमी पढ़ना शुरू करता है तो नींद का तकादा शुरू हो जाता, اور شیطان اس کو صلاح دیتا ہے. یہ شیطانی بھی بڑا عجیب ہے, وہ ہر میدان میں ہمارا دشمن اور کبھی چوکتا نہیں. میرا دشمن تو اتنا ہوشیار اور ہم ایسے غافل کہ وہ جب چاہتا ہے ہم پر وار کر جاتا ہے. بارہ نمازوں کے بعد بھی اور سونے سے پہلے بھی تسبیحات کا اہتمام کیجیے. اس کے علاوہ سوتے وقت کی دعائیں بھی حضور صلی اللہ علیہ وسلم نے بتلائی ہے. نیند کس طرح سونا چاہیے وہ بھی بتلایا ہے. وہ کچھ اقوال بتلائے ہیں, کچھ اعمال, دونوں کے مجموعے کا نام آداب ہے. اور یہ صرف سوتے وقت ہی کہ نہیں بلکہ ہر کام کے آداب بتلائے. مثلا کھانے سے پہلے ہاتھ دھونا, دسترخوان بچھا کر کھانا, کھانا شروع کرتے وقت بسم اللہ پڑھنا, دائیں ہاتھ سے کھانا, اپنے سامنے سے کھانا, یہ ساری چیزیں آداب ہیں. ویسے ادب تو اس کو کہتے ہیں کہ اس کو انجام دینے کی وجہ سے کام میں خوبی پیدا ہو اور نہ کرنے پر کوئی گناہ نہ ہو. اور شہید کی اصطلاح میں جب ادب کا لفظ بولا جاتا ہے تو اس میں کچھ چیزیں فرض ہوتی ہیں, کچھ مسنون ہوتی ہیں, کچھ مستحب ہوتی ہیں. خلاصہ یہ کہ کام کرنے کے طریقے کو ادب کہتے ہیں. نام ادب رکھ دیا تو اسے مت سمجھنا کہ یہ ضروری نہیں ہے, کرنا ہے. ان میں سے بہت سی چیزیں فرض ہوتی ہیں تو بھی اس کو شمار کرتے ہیں کس کی لسٹ میں. کھانے کے آداب, بظاہر حاجت کے آداب, سونے کے آداب. تو کھانے کے آداب میں دائیں ہاتھ سے کھانا بسم اللہ, بہت سونے تو جو ہے دائیں ہاتھ سے کھانے کو ظاہری یا واجب کہتے ہیں. ہم یوں کہ ادب اس لیے کچھ اہتمام کرنے کی ضرورت نہیں. بہرحال ادب ایک اصطلاح ہو گئی, اسی چیز کو عمدہ طریقے سے انجام دینے کا طریقہ سمجھا گیا. ممداد یہی. اس کے علاوہ سوتے وقت کی دعائیں بھی حضور نے بتائی کہ کس طرح سونا, وہ بھی بتایا. کچھ ویسے ادب تو ہو گئے. تو کھاتے وقت کے آداب کا مطلب یہ ہوا کہ کھانے کا وہ طریقہ تو نبی کریم صلی اللہ علیہ وسلم نے بتایا ہے. سونے کے آداب کا مطلب یہ ہے کہ سونے کا وہ طریقہ جو نبی کریم صلی اللہ علیہ وسلم نے جو ہے سنا نو آداب کے نام سے بھی ایک مجموعہ جمع کیا ہے. ابھی تو وہ سونے کی دعائیں مجھے بتلا رہے تھے کتنی, کہ میں نے حدیث میں روایتوں میں تلاش کیا, سوتے وقت کی 100 دعائیں ہیں حضور سے منقول. ان میں سے ایک ہم کو آتی ہے, اللہم بسمک اموت و احیا, اور وہ بھی نہیں پڑھتے. یہ ہمارا حال ہے. نہیں تو جو آدمی عاشق ہو حضور صلی اللہ علیہ وسلم کا وہ تو ان چیزوں کو تلاش کرے گا. سب پڑھو, کچھ پڑھو, یہ پڑھو, وہ پڑھو, آج وہ پڑھی, کل وہ پڑھی, ذائقہ بدلتے رہو. جب کھانے پینے کا ذائقہ بدلتے ہو تو اس کا ذائقہ کیوں نہیں بدلتے. خیر, قربان جائیے نبی کریم صلی اللہ علیہ وسلم پر کہ آپ نے زندگی کی ہر چیز ہم کو بتلائی. جیسے ایک باپ اپنے بچوں کو سکھلاتا ہے, بیٹا یوں کرو یوں کرو, اس طرح حضور صلی اللہ علیہ وسلم نے اپنی امت کو ہر چیز سکھلائی. حضرت سلمان فارسی کی روایت ہے, ایک یہودی نے ان سے تانا دیتے ہوئے یوں کہا, ہم دیکھتے ہیں کہ آپ کے ساتھی ہیں حضور آپ کو ہر چیز سکھلاتے ہیں, حتیٰ کہ قضاء حاجت کے لیے بیٹھنے کا طریقہ بھی بتلاتے ہیں. انہوں نے کہا جی ہاں. گویا یہ کہہ کر یہ بتانا چاہتے تھے کہ ہاں یہ چیزیں بھی بتلانی چاہیے, ان کی تربیت کا کام ہی یہ ہے کہ ہم کو بتلائیں. اس میں شرمانے کی بات نہیں. ہم اور آپ کو تو اگر کوئی ایسا کہے تو ہم دفاعی پوزیشن میں آ جاتے ہیں, حالانکہ اس کی ضرورت نہیں, بلکہ یہ تو ہمارے لیے شرف کی چیز ہے. کہنے کا حاصل یہ ہے کہ ان آداب کو ہمیں اپنی زندگی میں لانا ہے. ان آداب میں سے اکثر تو ہر ایک کو معلوم ہی ہے. مثلا بیت الخلاء جانے سے پہلے کی دعا بسم اللہ ہے, اللہم انی اعوذ بک من الخبث والخبائث. حضور صلی اللہ علیہ وسلم نے اس کا فائدہ ہی بتایا کہ شیطان انسان کی شرمگاہ سے کھیلتا ہے. اب جب آدمی بیت الخلاء جائے گا تو انسانوں سے تو اس کا ستر چھپ جائے گا, لیکن شیطان دیکھتے ہیں تو اس پر رکاوٹ ڈالنے کے لیے بسم اللہ ہے. اور جب آپ بسم اللہ پڑھ کر داخل ہوں گے تو آپ کا ستر تو وہ آپ کے ستر اور ان کی نگاہیں کے درمیان میں آڑ بن جائے گا. بہت سے وہ ہوتے ہیں کہ جب وہ بیت الخلاء جاتے ہیں تو ان کے دل میں گناہوں کے خیالات آتے ہیں اور وہاں وہ اپنے غلط تقاضوں کو پورا کرتے ہیں. یہ وسوسہ شیطان نے ڈالا. آپ اگر دعا پڑھ کر جائیں گے اللہ تعالیٰ حفاظت فرمائیں گے. بہرحال کہنے کا حاصل یہ ہے کہ حضرت صلی اللہ علیہ وسلم نے ہر چیز کا طریقہ بتلایا. ابھی ہماری محرومی کہ ہم ان طریقوں کو عملی جامع نہیں پہناتے, ہمیں تو ہر ایک چیز کا اہتمام کرنا چاہیے. نبی کریم صلی اللہ علیہ وسلم کی ایک ایک سنت اتنی قیمتی ہے کہ ساری دنیا مل کر بھی اس کی ذمت ادا نہیں کر سکتی. حضور صلی اللہ علیہ وسلم نے ہمیں بتلایا کہ جوتا جب پہنو تو پہلے دائیں پیر پھر بائیں پیر میں اتارتے ہو تو پہلے بائیں پیر کا اتارو پھر دائیں پیر کا. اس طرح ہر کام میں تیامن دائیں طرف سے شروع کرنے کا ہو. اب کتنے ہی لوگوں کو آپ دیکھیں گے, دیکھو گے, میں کہتا رہتا ہوں کہ نماز پڑھنے کے لیے جب لوگ آویں نا تب یا نماز سے فارغ ہو کر کے جاویں تو جہاں جوتے نکالے جاتے وہاں کھڑے رہو دس منٹ دیکھتے رہو. جتنے بھی آئیں گے مسجد میں سے پہلا جوتا کون سا پہنیں گے؟ بائیں باؤں کا ہی پہلے پہنیں گے, پہلے بائیں باؤں کا ہی پہنیں گے پھر دائیں باؤں کا پہنیں گے. اور جب مسجد میں آنے والے آتے ہیں تو کھڑے رہو تو پہلا نکالیں گے کون سا نکالیں گے؟ وہ دائیں پیر کا ہی پہلے نکالیں گے, حالانکہ وہ بعد میں نکالنا چاہیے. تو طریقہ حضور نے بتلایا اس کو الٹ. شیطان اگر آپ دھیان نہیں دیں گے تو شیطان آپ سے الٹا ہی کروائے گا آپ کو چوکنا, اور کچھ دن چوکنا رہیں گے تو پھر معاملہ آسان ہو جائے گا, عادت پڑ جائے گی. اچھا شاہ فضل الرحمان صاحب گنج مراد آبادی رحمۃ اللہ علیہ فرماتے ہیں کہ صاحب نسبت بننا بہت آسان ہے, جب آپ سونے کا ارادہ کرو تو یہ سوچ کر وضو کرو کہ نبی کریم صلی اللہ علیہ وسلم جب سوتے تھے تو با وضو سوتے تھے, گویا وضو کرتے وقت اپنے ذہن میں یہ بات تازہ کرو کہ یہ عمل نبی کریم صلی اللہ علیہ وسلم کا طریقہ ہے. ہر حضور کی ہر سنت تازہ کر لینے کی, پہلے کہ یہ میں کھانے سے پہلے دونوں ہاتھ کیوں دھوتا ہوں, حضور صلی اللہ علیہ وسلم کی آپ نے دھوئے تھے اس لیے میں دھوتا ہوں, میں دائیں ہاتھ سے کیوں کھاتا ہوں, حضور صلی اللہ علیہ وسلم نے دائیں ہاتھ سے کھانا کھایا ہے اس طرح کا, میں کھانے کے لیے اس طرح کیوں بیٹھا ہوں, حضور صلی اللہ علیہ وسلم اس طرح بیٹھتے تھے اس لیے. اس تصور کے ساتھ یہ سب سنتیں ادا کرو گے نا صاحب نسبت بن جاؤ گے. ہر وقت حضور کا خیال آپ کے دل و دماغ کے اوپر وہ مسلط رہے گا, غالب رہے گا. یہ استحضار گویا ایک اس طرح کا احتساب ہے, اسی احتساب کے نتیجے میں آدمی صاحب نسبت بنتا ہے. کہنے کا حاصل یہ ہے کہ آداب پر بھی عمل کا اہتمام کرو, ہر کام کا وہی طریقہ اپناؤ جو حضور صلی اللہ علیہ وسلم کا تھا, پھر دیکھو کہ اللہ تعالیٰ کے ساتھ کیسا تعلق قائم ہوتا ہے. صحابہ اور ان کے بچے بچے کا جذبہ دیکھو, حضرت عمر بن ابو سلمہ جو ام المومنین حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ کے صاحبزادے ہیں, اور ان کے والد حضرت ابو سلمہ شروع میں اسلام لانے والوں میں سے ہجرت کر کے حبشہ بھی تشریف لے گئے تھے, پھر ان کے انتقال کے بعد حضرت ام سلمہ کا نکاح حضور صلی اللہ علیہ وسلم کے ساتھ ہوا, تو پہلے شوہر سے ان کی جو اولاد تھی یہ عمر بن ابو سلمہ اور بیٹی تھی زینب بنت ابو سلمہ, ان کو بھی ساتھ میں لے کر آئیں. اسی لیے جب حضور صلی اللہ علیہ وسلم نے انہیں پیغام نکاح بھیجا تو انہوں نے یہ کہہ کر معذرت بھی کی کہ میرے بچے ہیں کہیں ان کی وجہ سے آپ کو تکلیف نہ ہو, لیکن حضور نے فرمایا کہ کوئی حرج نہیں کی فرمائش میں آئے جو اگلے شوہر کے تھے. تو حضرت عمر بن ابو سلمہ چھوٹے تھے بچے تھے, فرماتے کہ ایک مرتبہ کھانے کا وقت آیا تو میں نے بچوں کو کھانے کے لیے حضور کے ساتھ بیٹھا, پانچ چھ سال کی عمر تھی چھوٹے تھے, تو انہوں نے کیا کیا بلکہ اس سے بھی کم آج بچوں کی عادت کے مطابق پلیٹ میں ادھر ادھر ہاتھ مارنا شروع کر دیا. حضور نے فرمایا یا غلام سملا وکل بیمی وکل بما علی, اے چھوکرے جب تم کھانے کے لیے بیٹھو نا تو بسم اللہ پڑھو, دائیں ہاتھ سے کھاؤ اور اپنے سامنے سے کھاؤ. حضور صلی اللہ علیہ وسلم نے یہ تین نصیحتیں فرمائی. حضرت عمر بن ابو سلمہ حضور کی یہ نصیحتیں نقل کرنے کے بعد کہتے ہیں ہما زالت تلک تعمتی بازو, بخاری کی روایت ہے یہ, حضور کی زبان مبارک سے یہ ارشاد سننے کے بعد ہمیشہ کے لیے میرے کھانے کا طریقہ ایک مرتبہ تنبیہ کیے. और जिस वक्त तमी गई उस वक्त छोटे थे, तीन तीन चार साल के थे, लेकिन ये तमी जिंदगी भर। और हम बुढ़े हो जाते हैं, तमी कर की जाती रहती रोजाना, तो भी हमें याद रहती नहीं है, ये फर्क है। मतलब कि हर काम को सुन्नत के मुताबिक अंजाम देने की आदत डालो। मैं तो खला इस्तिंजा कदा हजरत के लिए जाना है तो उसका जो तरीका है उसके मुताबिक जाते वक्त तो पहले दुआ, अंदर दाखिल होने से पहले बिस्मिल्लाहिर्रहमानिर्रहीम, और तो भी कमजोर खबूसी और खबाई, फिर उल्टा पाऊं, फिर सीधा पाऊं, निकलते वक्त उसके बरक्स मस्जिद में मामला पहले दाया पाऊं फिर बायां पाऊं, दुआ बिस्मिल्लाहिर्रहमानिर्रहीम, निकलते वक्त जो है वही बिस्मिल्लाहिर्रहमानिर्रहीम। तो बड़ा ये सारी दुआएं बड़ो पढ़ने की आदत डालो। हर काम सुन्नत के मुताबिक होना चाहिए, हर काम जो नबी के इंसान में किया अगर हम उस तरीके के मुताबिक अंजाम देंगे तो उसकी बड़ी बरकतें हमारी जिंदगी में, एक इंकलाब पैदा हो जाएगा। शुरू में जरा भारी मालूम होता है, लेकिन अगर आप जान और तवज्जो से काम लेंगे तो धीरे धीरे आदत पड़ जाएगी और फिर इन दुआओं पर और इन हिदायतों पर अमल करना आसान हो जाएगा। इसलिए आदत डालो, और ऐसी आदत डालो कि कभी भूल से भी सुन्नत के खिलाफ ना हो। बहरहाल ये तो चंद आदाब मैंने बताए, इसके अलावा और भी बहुत सारे आदाब हैं, उनको सीखना है और उसके मुताबिक हमें अपनी जिंदगी को डालना है। ओ किताब ले लो मुफ्ती साहब वाली, सुनाना आदाब और भी इस मौजू पर जो किताबें हैं अपने पास एक रख लो, और उसको अपने पास कापी और पेंसिल जो ये सोचो जब उसको पढ़ो इसमें ये चीज अदब और सुन्नत बने, मैं ये करता हूं या नहीं करता हूं। करते हैं अल्लाह का शुक्र अदा करिए, नहीं करते हैं तो उसको नोट कर लो अलग कागज पर, मैं ये नहीं कहता आज से करूंगा। फिर रोजाना अपना जायजा लो, मैंने किया या नहीं किया, चंद दिनों में आदत पड़ जाएगी। अगर मुजद्दिद अल-बिस्तानी रहमतुल्लाह अलैह के हालात में लिखा है तो उनके यहाँ सुन्नत का इतना ज्यादा एहतमाम था कि बेहोशी की हालत में भी उसके खिलाफ नहीं होता था। एक मरतबा बीमार हुए, बीमारी में बेहोश हो गए, बेहोशी की हालत में पेशाब निकल गई, पाजामा खराब हो गया था, खुद दाम बदलवाने के लिए कपड़े निकाल रहे थे तो निकालने वाले खादिम ने भूल से पहले दाया पांजा निकालना चाहा तो बेहोशी की हालत में पांव झटक दिया, बेहोशी की हालत में पांव झटक दिया। हालांकि उस वक्त तो होश में नहीं थे, लेकिन सुन्नत पर इतना ज्यादा अमल का एहतमाम था। बहरहाल आप भी इसका इस्तेमाल करने की कोशिश करेंगे तो गया बरकत का उसूल आसान हो जाएगा। अब ये आखिरी चीज, गुनाहों से परहेज। अभी हमने वादा किया है कि कोई गुनाह नहीं करेंगे, तो हर गुनाह से हमें अपने आप को बचाना है। ये बात याद रखिए, एक मोमिन होने की हैसियत से कोई गुनाह बिल इरादा कस्तन तो हमें करना ही नहीं। एक मोमिन के ईमान का तकाजा ही है कि गुनाह को गुनाह जानते हुए हरगिज न करे। हाँ अगर उससे कभी हो जाए तो ये समझ लिया जाएगा कि शैतान के बहकावे में आकर गुनाह कर लिया, वरना गुनाह मालूम होने के बावजूद तो हरगिज कर ही नहीं सकता। अगर शेख रहमतुल्लाह अली ने फजाइले नमाज में ना नमाज और वजू से गुनाह माफ होने की बात लिखी है, वहां लिखा है कि उससे सदाए मुराद है, कबाही तो बगैर तौबा के माफ नहीं होते। अगर शेख रहमतुल्लाह ये भी लिखते हैं कि मेरे वालिद फरमाते थे कि कोई कबीरा गुनाह तो मोमिन के नाम अमल में हो ही नहीं सकता, यानी कोई मोमिन बहैसियत मोमिन किसी बड़े गुनाह का इंतकाब कर ही नहीं सकता, और अगर खुदा ना खास्ता कर भी लिया तो जब तक तोबा न करे और उसको माफ न करा रहे तोबा के जरिए से, वहां तक उसको चैन नहीं पड़ेगा। अगर उन्होंने हमारा जमाना देखा होता तो पता नहीं क्या होता। कहने का हासिल यह है कि बचने की चीजों में हर गुनाह से हमें अपने आप को बचाना है। गुनाह का मतलब ही यह है कि वो काम जिसके करने से अल्लाह ताला ने हमें मना फरमाया है, उनसे बचने का एहतमाम करो। गफलत की वजह से हो जाए तो तो जब तक तौबा ना कर लो चैन ना आवे। हर किस्म के गुनाहों से अपने आप को बचाइए, खास तौर पर चार गुनाह ऐसे हैं कि अगर आपने उनको अब आपने उनसे बचने का एहतमाम किया तो दूसरे गुनाहों से बचना आसान हो जाएगा। ये भी जरा सुन लो। पहला उनचान में पहला बदनिगाही, आंख का गलत इस्तेमाल, नामहरम औरतें, बेरिश लड़कों की तस्वीरें देखना, बेरिश लड़के और उनकी तस्वीरें देखना। आजकल तो इन मोबाइलों में सब कुछ होता है, रात रात भर नौजवान मोबाइल लेकर बैठे रहते हैं, सब ये सब बदनिगाही में आ जाता है। घर में अपना कमरा बंद करके बैठे हैं लोग तो ये समझते हैं कि अपने आप को गुनाहों से बचा रहा है, हालांकि दरहकीकत गुनाह के लिए माहौल साजगार कर रहा है। मोबाइल के गलत इस्तेमाल की ऐसी लत पड़ जाती है कि अच्छे अच्छे लोग बल्कि बाद अहले इल्म भी उसका शिकार हो जाते हैं। बाद अहले इल्म पढ़ाने वाले, बाद तो हदीस पढ़ाने वाले, उन्होंने खुद आकर मेरे सामने बयान किया ऐसी लत पड़ गई है कि उसको देखे बगैर आधी आधी रात उसमें गुजर जाती है। ये बुरी आदत, उससे अपने आप को बचाना बहुत जरूरी है। अच्छे अच्छे लोग बल्कि बाद अहले भी इसका शिकार हो जाते हैं, खुद वो इकरार करते हैं कि ऐसे ऐसे गुनाह में मुबतला हो गया हूं, और फिर ये बीमारी बावजूद चाहने के छूटने का नाम नहीं लेती। ये लत बड़ी खतरनाक है। अल्लाह के बंदो, रो रो कर अगर किसी को ऐसी आदत पड़ी हुई है ना मोबाइल के अंदर इस तरह की तस्वीरें देखने की, तो उसके लिए ये हिदायत है, रो रो कर और गिड़गिड़ाकर अल्लाह ताला से माफी मांगो, दुआ करो कि अल्लाह ये गुनाह हमसे छुड़ा दे। जैसे किसी आदमी को कैंसर हो गया और डॉक्टरों ने मुत्तफ़ाका तौर पर कह दिया हो कि उसके नतीजे में तुम्हारी मौत यकीनी है, वो आदमी कैसा रो रो कर और गिड़गिड़ा कर अल्लाह से शिफा की दुआ करेगा? ऐसे ही रो रो कर और गिड़गिड़ा कर अल्लाह से दुआ करने की जरूरत है। ये बदनिगाही यूं तो बड़ी मामूली चीज मालूम होती है, लेकिन बड़ा खतरनाक गुनाह है। बुजुर्गों ने लिखा है कि बदनिगाही के साथ किसी के दिल का ताल्लुक अल्लाह के साथ कायम नहीं हो सकता। आप अगर अपने दिल का ताल्लुक अल्लाह से कायम करना चाहते हैं तो पहला काम यह है कि अपने आप को बदनिगाही से बचाओ। बदनिगाही के नुकसान की कोई इंतहा नहीं। बाद मरतबा यह गुनाह आदमी के सुए खात्मा मौत के वक्त ईमान के छिन जाने का जरिया बन जाता है। बड़े वाकयात किताबों में है, लोगों ने इसके वाकयात लिखे, इसलिए इससे अपने आप को बचाने का खूब एहतमाम कीजिए। मेरा एक रिसाला है, निगाह और शर्मगाह की इबादत, उसको पढ़िए। उसमें बदनिगाही के ताल्लुक से आदीश भी हैं और आँख की हिफाजत के तरीके भी बताए गए हैं। उसके अलावा बुजुर्गों के और भी रसायल हैं, हजरत थानवी का रिसाला है, हजरत खारी सैयद सिद्दीक मोहम्मद साहब का रिसाला है, दीगर और भी रसायल हैं, उनको पढ़ो और अपने दिल में इस गुनाह की संगीनी पैदा करो और उससे बचने का एहतमाम करो। दूसरा, बस जबानी, जबान की बेहतियात और उसके गलत इस्तेमाल से बचो। ये जबान एक ऐसा उज्व है जिससे बहुत सारे गुनाह होते हैं। इमाम गज़ाली रहमतुल्लाह ने अयालों में इंसान के मुख्तलिफ आज़ा से जो गुनाह सदर होते हैं हर हर उज्व का नाम लेकर उसकी तफसील जिक्र की है। सबसे ज्यादा जो गुनाह सदर होते हैं वो जबान से होते हैं। उन्होंने जहां जबान से होने वाले गुनाहों की तफसील की है उसके शुरू में है कि जुर्म सगीर व जुर्म कबीर, वह है तो एक छोटा अकबर की, जबान का साइज तो बहुत छोटा है और उसका गुनाह बहुत बड़ा है। हदीस में है कि जब सुबह होती है ना तो जिस्मों के सारे आजा जबान के आगे माफी मांगते हैं, गिड़गिड़ाते हैं, भाई तू सलामत रहना, अगर तू सलामत रहेगी तो हम सलामत हैं, और अगर तू इधर उधर हो गई तो हमारी खैर नहीं। बिगड़ती वो और मां दूसरे आधा को खानी पड़ती है, गाली बोलेगी जबान और मां पीठ खाएगी, तमाचा कौन खाएगा, गाल खाएगा, जबान को पकड़ के नहीं खींचता। ये बस जबान ही बड़ी खतरनाक, इससे अपने आप को बचाओ। मैं तो आमतौर पर अहले में से कहता हूँ कि अगर आपने अपनी आंख और जबान इन दो चीजों की हिफाजत कर ली तो बस आप वली हैं। हमारी अहले इल्म की विलायत के लिए इन दो की हिफाजत काफी है। बदगुमानी से बचो। बदगुमानी हमारा स्वभाव शरीर, वो हमें दूसरों में मशहूर लगता है, वो हमसे कहता है फला ऐसा है फला ऐसा है, जो शरीर तालीम में होता है ना वो ऐसी शरारतें करता है कि लोग दूसरी चीजों में मशहूर हो जाएं और दूसरों को उसकी शरारतों की तरफ ध्यान देने का मौका ना मिले। हमारा नफ्स भी हमें दूसरों में लगा देता है और अपनी जात को भुला देता है। हमें अपना जायजा लेते रहना चाहिए, कभी भी दूसरों को देखने की जरूरत नहीं है। हमारा नफ्स कहे कि फला ऐसा है तो हम पहले उससे कहें तू पहले अपने आप को ठीक कर ले, उसकी फिक्र में क्यों पड़ा है। बहादुर शाह जफर का शेर है, जब तक न थी अपनी खबर देखते रहे औरों के अबो हुनर, जब पड़ी अपने अबों पे नजर दुनिया में कोई बुरा न रहा। जब तक अपने अबों पर ध्यान नहीं था सबको देखते थे कि ये ऐसा है वैसा है, लेकिन जब अपने अबों पर नजर पड़ गई तो पता चला कि मुझ जैसा बुरा तो कोई नहीं। बदगुमानी का आसान इलाज यह है कि हम लोगों के तजस्सुस और टो में न रहें। इंसानी मिजाज तजस्सुस वाला है, खामखा बगैर किसी फायदे के लोग दूसरों की टो में लगे रहते हैं। तो कुरान में मस्जिद में बैठ के कुरान पढ़ रहे होते हैं, यानी कुरान पढ़ रहे, कोई आके बैठा कुरान पढ़ते पढ़े कुरान अंदर देख के पढ़ रहे हैं, इतने को आदमी बाजू में आके बैठा तो कुरान पढ़ना छोड़कर ये देखते कौन आया। ये मैं ये बतलाना चाहता हूं तजस्सुस, इसकी फितरत में तजस्सुस है और ये तजस्सुस ही बदगुमानी में उतरा करता है। इसलिए जब ऐसा तकाजा कौन आया, आया होगा बड़ा अपनी बला से, मेरा क्या है, कुछ नहीं ऐसा करोगे ना तो ये तजस्सुस वाली आदत खुद ब खुद खत्म हो जाएगी। मैं तो जब अपना काम करने के लिए बैठता हूं कौन कहां से गया ना क्या गया मुझे पता ही नहीं, परवाह भी नहीं। तो ये इसके कुछ दिन मशक करनी पड़ती है, उससे आप बदगुमानी की बीमारी से बचने का इससे बेहतर कोई इलाज नहीं। कुरान में भी जहां उसका तज़किरा है दोनों को साथ जिक्र किया, वजह वही बन तजस्सुसी वजह बनता है कायदी बदगुमानी। इतनी बदगुमानी, दो आदमी जा रहे हैं बातें करते करते जा रहे हैं देख रहा है, और वो बातें करते करते कि ऐसे पॉइंट पर पहुंचे कि अब निगाहों से गायब हो जाएंगे, तो फिर वो और यानी जब तक देख सकता है देखता है। अजीब शैतान ने हमको अपना खिलौना बना रखा है, यानी शैतान हमारे साथ जो खिलवाड़ करता है उसको सोचने की जरूरत है, कैसा हमको बेवकूफ बना रहा है शैतान, कैसे गुना गुना करवाता है। अब इस चीज पर अगर गौर करें तो हमें अपनी हिमाकत का पता चलता है। अगर ये पता भी चल गया कि आपको कोई तनख्वाह मिली इसकी, हुकूमत ने कुछ पैसे दिए इसके कि आपने ये काम किया, चलो इनाम के तौर पर आपको मिल दिया जा रहा है, बस ये शैतान का ये है, हमसे ये काम लेता है। इसे मालूम तो ऐसे भी होते हैं कि इस सिलसिले में कोई अल्लाह का बंदा इखलास के साथ उनको तवज्जो दिलाता है तो उलझ जाते हैं कि बड़ी अजीब बात है, अरे भाई आपके कपड़ों पर पीछे की तरफ से कोई चिंगारी लग जाए और कोई शख्स आपको उसकी तरफ मुतवज्जो करे तो आप क्या करेंगे। इसी कोई आदत हो, आदत वाले को हम नसीहत करें तो वो नसीहत सुनने के बजाय क्या होता है, लड़ने के लिए तैयार हो जाता है ना हमारे साथ। लेकिन अभी इसी आदमी के कपड़े के अंदर चिंगारी लगी हुई है, तो ये चिंगारी है तो लड़ेगा ना, हम तो लड़ेगा, वो नहीं लड़ेगा, शुक्रिया मैं शुक्रिया मेहरबानी, अच्छा तुमने बताया वरना मैं तो मर ही जाता, वहां तो शुक्रिया और यहाँ शुक्रिया नहीं, आखिरत बर्बाद हो रही है, उसका बात मानने के लिए तैयार नहीं, उसका शुक्रिया अदा करेंगे कहेंगे अच्छा क्या क्या आपने बता दिया वरना पता नहीं मेरा क्या होता, दुनिया के नुकसान की खातिर तो आप उस आदमी का शुक्रिया अदा करते हैं और एक तरह कोई आपको उसकी बुराइयों और गलतियों की तरफ मुतवज्जा करता है तो आप उससे उलझ जाते हैं, हालांकि ये आपकी आखिरत को बर्बाद करने वाली चीज है, इसलिए इस चीज से अपने आप को बचाने की जरूरत है। और चौथी चीज जिससे बहुत बचना जरूरी गुना, तो चौथा गुना बता रहे हैं, हराम गिजा, पेट में जो हराम गिजा जाती है ना सारी खराबियों की जड़ है, सारे गुनाह उसकी वजह से सरदर्द होते हैं, जैसे अगर तुम्हारे पेट में बिगड़ा हुआ सड़ा हुआ खाना पहुंच गया तो जिसमें बीमार हो जाएगा। हाँ, हमें उसका सड़ा हुआ होना और जहरा होना मालूम हो या ना हो, अगर हमने जहरीली गिजा भूल से खा ली तो क्या पेट ये कहेगा इस बेचारे ने भूल से खा ली है, इसे नुकसान मत पहुंचा। चाहे भूल से खाओ या जानबूझ के खाओ, जैसे ही वो पेट गिजा पेट में जाएगी अपना रंग लाकर रहेगी। ऐसे ही आराम गिजा पहुंचेगी तो हमारी रूह बीमार हो जाएगी और उसके नतीजे में जो जज्बात पैदा होंगे वो गुनाह ही करवाएंगे, नेकी नहीं करवाएंगे। इसलिए हराम गिजा से भी अपने आप को बचाने की जरूरत है। हलाल गिजा खाएंगे तो हम चाहें या ना चाहें दिल में अच्छे ख्याल आएंगे, नेक काम करने का दाहिया पैदा होगा। आपने एक चीज का अंदाजा किया होगा, किसी वाइज की मजलिस या किसी अल्लाह वाले की महफिल में दीन की कोई बात सुनते हैं ना तो दिल में यह ख्याल आता है कि मैं बहुत बुरा हूँ, मैं बड़ा गुनहगार हूँ, अब से गुनाह छोड़ दूंगा। उस मजलिस में बैठे बैठे पक्के इरादे किए लेकिन घर आने के बाद फिर गुनाह सरजद हो जाते हैं। उसका बड़ा सबब हमारी वो हराम गिज़ा है जो पेट में पड़ी हुई है, वो हमें काम करने नहीं देती। इसलिए हराम लुक्मे से अपने आप को और घर वालों को बचाना चाहिए। घर वालों में नाफरमानी आने के असबाब में से एक बड़ा सबब यह भी है। बहरहाल ये चार बड़े बड़े गुनाह हैं, उनसे बचोगे तो मेरे के दूसरे गुनाहों से बचना आसान हो जाएगा। कोशिश यही हो कि कोई भी गुनाह हमसे न हो और हमारी कोशिश के बावजूद खुदा न करे कोई गुनाह हो गया तो फौरन तौबा करो। जब तक तौबा न कर लें वहां तक चैन पढ़ना नहीं चाहिए। आजकल हमारी सबसे बड़ी गफलत यही है, गुनाह तो करते हैं साथ में तौबा का भी एहतमाम नहीं करते। हालांकि गुनाह के ऊपर इसरार ईमान को खत्म करने वाली चीज है, इसलिए उसका एहतमाम होना चाहिए। हम गुनाह से बचें और अगर हो जाए तो बहुत फौरन तौबा करें। जैसे हम कभी भी कपड़ों पर जानबूझकर धब्बे नहीं डालते, खुद तो धब्बे क्या डालते, बल्कि जब घर से कपड़े पहनकर निकले तो पहली कोशिश ये होती है कि कपड़ों को धब्बा कीचड़ पेशाब गोबर न लगे। उसके बावजूद अगर लग गया तो फौरन ही धो देते, घर आने का भी इंतजार नहीं करते, रास्ते में कहीं पानी नजर आया धो देते। हमारी तबीयत गवारा नहीं करती कि कपड़ों पर धब्बा हो, सोचते हैं कि लोग क्या कहेंगे। हालांकि हम एक दो दिन के बाद ये कपड़े उतार कर दूसरे पहनने वाले हैं लेकिन फिर भी कपड़ों का इतना ज्यादा ख्याल रखते हैं। कपड़ा साफ करने में तो फिर भी देर लगती है लेकिन तौबा में तो इतनी भी देर नहीं लगती। गुनाह होते ही अल्लाह की तरफ ध्यान किया, दिल में पछतावा हुआ, पक्का याद रखा कि अब दोबारा नहीं करूंगा, बस हो गई तौबा। दो रकात पढ़ना भी जरूरी नहीं, पढ़ने तो अच्छा है। बोला जाए कि तौबा में देर न कीजिए, तौबा में देर करोगे तो अल्लाह ताला से दूरी बढ़ती जाएगी। तिर्मिज़ी शरीफ में हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, बंदा जब कोई गुनाह करता है तो उसके दिल में एक स्याह काला नुक्ता पड़ जाता है, फिर अगर उसने वो गुनाह छोड़ा और अल्लाह ताला से माफी मांग ली, तौबा कर ली तो वो साफ हो जाता है। अगर उसने गुनाह के बाद तौबा इस्तग़फ़ार के बगैर दूसरे गुनाह किए तो दिल की स्याही और बढ़ जाती, यहाँ तक के दिल पर छा जाती। बहुत से हजरात कहते हैं कि आपसे बैत हुए उसके बाद तस्बीह पढ़ते रहे 8-10 रोज तो बहुत जी लगा, शुरू में नए नए बैत हुए थे बहुत जी लगा तस्बीह पढ़ते, बहुत अच्छी पाबंदी हुई। फिर 10 रोज के बाद मामला ढीला पड़ गया, पहले जैसी पाबंदी नहीं रही तो मैं उनसे कहा करता हूँ वो बैत होने की बात ताजा मामला था। बैत जब होता है तो सच्चे दिल से अपने गुनाहों से क्या करता है, तौबा होती है, इसलिए कल्ब साफ होता है। उस सफाई का नतीजा होता है कि वो तन दिन तक उसका असर रहता है। फिर माहौल तो हमारा वही है खराब वाला, दोस्तियां अभी छोड़ी नहीं है, उस माहौल की वजह से दोबारा वो गंदगी आना शुरू होती है और फिर वो गुनाह वजूद में आती। फिर 10 रोज के बाद मामला ढीला पड़ गया, पहले जैसी पाबंदी न रही तो मैं उनसे कहा करता हूँ कि वो बैत होने की बात ताजा मामला था, जो गुनाह से बचते रहे 8-10 रोज के बाद कुछ गुनाह हुए जिन्होंने अपना असर दिखलाना शुरू कर दिया, अगर इन गुनाहों से फौरन तौबा कर ली होती तो ये नौबत ना आती। तौबा न करने की वजह से ऐसे ही असरात मुरतब होते हैं, जी नहीं लगता, ये कामों पर पाबंदी नहीं होती। गुनाहों में बदनिगाही का सबसे बड़ा असर यह है कि इबादत से जी हट जाता है। اللہ تعالیٰ فرماتے ہیں کہ بندگاہی کی وجہ سے میں بندے سے میری عبادت کا لطف اور مزہ چھین لیتا ہوں. کھانے کے معاملے میں ہماری طبیعت بڑی حساس ہے, اگر ہم کو کھانے میں مزہ نہ آئے تو دو تین دن بھی برداشت نہیں کریں گے, ڈاکٹر کے پاس جائیں گے اور ان سے عرض کریں گے, ڈاکٹر صاحب کھانا تو کھاتے ہیں لیکن کچھ مزہ نہیں آتا. کیا بات ہے؟ ڈاکٹر صاحب کہیں گے یہ بیماری ہے, جلدی سے علاج کراؤ. اس کے برخلاف اگر عبادت ذکر تلاوت میں لطف نہیں آتا تو اس کو سالا سال چلا رہے ہیں. کس کو؟ یہ جو عبادت میں جینے لگتا, کھانا اچھا نہیں لگا ہو تو دو تین دن کے بعد فوراً ڈاکٹر کے پاس جائے, یا کسی ڈاکٹر کے پاس جانے کی کوشش نہیں کرتے, چلا رہے ہیں. سالا سال چلا رہے ہیں, ہم علاج کی کوشش نہیں کرتے. اس سے ضرورت ہے کہ ہم اس کی طرف خصوصی توجہ دیں اور ہرگز غفلت اور کوتاہی نہ. ان ساری ہدایت پر عمل کا آسان طریقہ یہ ہے کہ اپنا ماحول, اپنا اٹھنا بیٹھنا, اپنی دوستی, اپنا حلقہ احباب, نیک لوگ, اللہ کے نیک بندوں کے ساتھ اٹھو بیٹھو, ان کے ساتھ رہیں گے تو اس سے ہمیں بھی نیکی کی توفیق حاصل ہوگی. غلط لوگوں کے ساتھ بیٹھیں گے تو ہم بھی برائیوں میں مبتلا ہو جائیں گے. کوئی آدمی کتنا ہی بدماش ہو اگر نیک ماحول میں جائے گا تو تھوڑے دنوں کے بعد ساری برائیاں چھوٹ جائے گی, نیک بن جائے گا. اور کوئی آدمی کتنا ہی نیک ہو غلط صحبتیں اختیار کرے گا تو چند دنوں میں وہ ختم ہو جائے گا. اس لیے ہمیں اپنی صحبت کا خیال خاص خیال رکھنا ہے. صحبت صالح ترا صالح کنت, صحبت طالح ترا طالح کنت. نیک لوگوں کی صحبت آپ کو نیک بنائے گی, برے لوگوں کی صحبت آپ کو برا بنائے گی. صحبت تو بے جان چیزوں میں بھی اثر کرتی ہے. آپ اپنے کپڑوں کے بیگ میں خوشبودار گولیاں رکھیں گے تو جب آپ اپنے کپڑے نکالیں گے تو آپ کے کپڑے بھی خوشبودار ہو جائیں گے. کپڑے بھی بے جان, گولی بھی بے جان, لیکن کچھ وقت کے لیے دونوں ساتھ رہے تو اس کا یہ اثر ہوا. اردو کی کہاوت ہے, خربوزہ خربوزے کو دیکھ کر رنگ پکڑتا ہے, یہ حقیقت ہے. خلاصہ یہ ہے کہ نیک صحبت میں رہو گے تو نیک بنو گے, بری صحبت میں رہو گے تو برے بنو گے. لہٰذا اگر آپ نیک بننا چاہتے ہیں اور نیک عمل پر عمل کرنا آسان بنانا چاہتے ہیں تو اچھے ماحول میں رہو, برے ماحول سے اپنے آپ کو دور رکھو. اگر آپ کسی ایسی جگہ پر رہتے ہیں جہاں کوئی اللہ کا نیک بندہ رہتا ہے تو اس کو اپنے لیے غنیمت سمجھو, اس کے پاس روزانہ جاتے رہو, 5 منٹ ہی صحیح لیکن جاؤ روزانہ, نہ ہو تو ہفتے میں ورنہ مہینے میں ایک بار تو ضرور جاؤ, اس کا فائدہ ضرور ہوگا. جو لوگ اس کا اہتمام کرتے ہیں اس کا فائدہ محسوس کرتے ہیں. آدمی کی اصلاح کرنے والی اصل چیز کتاب نہیں صحبت ہے, اس لیے اس کا اہتمام کرنا چاہیے. آپ یوں نہ سمجھیں کہ ہم تو مدرسے میں رہتے ہیں ہمیں کون بگاڑ سکتا ہے, ایسا نہیں. مدرسے میں بھی ایسے ساتھی مل جاتے ہیں جو ہمارے بگاڑ کا سبب بن جاتے ہیں. اس لیے اپنے آپ کو خاص طور پر بچاتے ہوئے اچھے ماحول کو اختیار کیجیے, انشاءاللہ نیکی کی توفیق ہوگی. یہ گویا نیک بننے کا آسان راستہ ہے. یا ایھا الذین آمنوا کونوا مع الصادقین, یہ نیک بندوں کے ساتھ رہنا خود ہی نافرمانی سے بچاؤ کا ذریعہ ہے, ان کی صحبت کا دل پر اثر پڑتا ہے, اس لیے اس کا اہتمام ہونا چاہیے. جب ہم نے توبہ کر لی تو گیا ہم پیشاب کے گڑے میں سے باہر نکل آئے, کپڑے اتارے, غسل بھی کیا, دھلے ہوئے کپڑے بھی پہن لیے, پھر بعد میں اسی گڑے میں جا گرے تو اس کا کچھ حاصل نہ ہوگا. جیسے بچہ ناپاک ہوا پیشاب پاخانہ لگا, ماں نے اس کو خوب دلایا, پاؤڈر لگایا, نئے کپڑے پہنائے, خوشبو لگائی, بچہ پھر اسی پیشاب میں اور پاخانے میں جا گرا. یہ ساری محنت رائگا گئی. جب ہم نے توبہ کی ہے تو گناہوں سے بچنا بہت ضروری ہے, ورنہ ہماری مثال اسی پیشاب پاخانے کے گڑے میں دوبارہ گرنے والے کی سی ہوگی. گناہوں سے بچنے کے لیے برے ماحول سے بچنا ضروری ہے. اب تک اگر ہمارا ماحول اچھا نہیں تھا, ہمارا فرینڈ سرکل دوستوں کا حلقہ غلط تھا, اب اس کو خیر بات کہہ دیجیے. ہماری وہ جو یعنی توبہ سے پہلے جو ہمارے دوست تھے نا, اب وہ نہیں رہے, ہماری لائن بدل گئی, وہ اپنی لائن پر ہے. وہ ہمیں تو السلام علیکم, میں تمہارے ساتھ نہیں آ سکتا, آپ کیا دو جگہ اختیار کر لو تبھی بچ سکو گے, ورنہ اس کا بھی دل جیتنے کی کوشش کرنا چاہو گے تو اس کا آپ تو کیا دل جیت چلیں گے, وہی آپ کا دل جیت کر کے لے جائے گا دوبارہ اسی محفل میں جہاں سے بڑی مشکل سے آپ کو لا کر کے صاف کیا گیا تھا. گناہوں سے بچنے کے لیے بڑے ماحول سے بچنا ضروری ہے. اب تک اگر ہمارا ماحول اچھا نہیں تھا, پین چل کر جو ہے غلط تھا, اب اس کو خیر بات کہہ دیجیے, ہماری لائن بدلی ہے, اس لیے دوستی بھی بدلنی پڑے گی. اچھے نیک نمازی نیکیوں کا اہتمام کرنے والے, گناہوں سے بچنے والے, لوگوں کے حقوق ادا کرنے والے, لوگوں کے ساتھ اٹھو بیٹھو, آدمی جس میں ماحول میں رہتا ہے ویسا ہی بنتا ہے. نمازیوں کی صحبت میں آدمی نمازی بنتا ہے, جنازے سے نماز کا اتارے گا اور وہ نماز کے لیے جائیں گے تو ہمیں بیٹھا رہنا اچھا نہیں معلوم ہوگا, کم از کم شرمی میں بھی اس کے ساتھ نماز کے لیے ضرور جائیں گے. اور اگر بے نمازیوں کی صحبت میں رہیں گے تو چاہے آپ پکے نمازی کیوں نہ ہو اور اذان ہوتے مسجد میں جانے کا اہتمام کیوں نہ کرتے ہوں, لیکن مہینہ دو مہینہ کے بعد ایک وقت آئے گا کہ آپ بھی ان کی صف میں جا ملیں گے. ابتدا میں جماعت چھوٹے گی, پھر نمازیں چھوٹے گی. اس طرح ضروری ہے کہ اچھی صحبت اور اچھے ماحول میں رہنے کی کوشش کی جائے اور برے ماحول سے اپنے آپ کو بچایا جائے. یہ کرنے بچنے کی چیزوں کی تفصیل ہو گئی. آخر میں ایک چیز یہ ہے کہ اپنا محاسبہ کرو. رات کو سوتے وقت سوچو, آج صبح اسی بستر سے اٹھ کر گیا تھا اور اب سونے کے لیے پھر اسی بستر پر آیا ہوں, اس درمیان ان چند گھنٹوں میں کیا ہوا, میں کہاں کہاں گیا, کس کی صحبت میں رہا, کیا کیا حرکتیں کی, ان سب چیزوں کا جائزہ لو. اگر کوئی گناہ ہوا ہے تو توبہ کیے بغیر مت سو, اور اگر نیک کام ہوا ہے تو اللہ کا شکر ادا کرو کہ اللہ میں تو اس لائق نہیں تھا, میری تو یہ حیثیت نہیں کہ میں ایسا نیک کام کر پاؤں, لیکن تو نے ہمت اپنے فضل سے نیکی کا کام یہ کروا لیا, تیرا بڑا احسان ہے. قرآن میں باری تعالیٰ کا وعدہ ہے کہ اگر تم شکر ادا کرو گے تو ہم ہماری نعمتوں میں اضافہ کریں گے, لہٰذا اگر شکر ادا کرو گے اللہ تعالیٰ مزید نیکی کی توفیق عطا فرمائیں گے. یہ محاسبہ بہت ضروری ہے. ایک چھوٹی سی دکان والا بھی شام کو حساب کرتا ہے کہ کتنا نفع کتنا نقصان ہوا, پان کا گلہ لے کے بیٹھتا ہے نا, وہ بھی شام کو حساب کرے گا کیا نقصان ہوا اور کیا فائدہ ہوگا. اور ہم کو اللہ تعالیٰ نے اتنی قیمتی زندگی عطا فرمائی, اس کے 24 گھنٹے گزارے اور ہمیں پتہ ہی نہیں کہ وہ کیسے گزرے, نہ ہم اس کا حساب کرتے ہیں نہ یہ جائزہ لیتے ہیں کہ ہم نے کیا کیا کیا, اس سے بڑی غفلت اور کیا ہو سکتی ہے. اس لیے محاسبے کی بات عادت ہونی چاہیے. یہ محاسبہ ہمیں اپنے حالات پر آگاہ رکھتا ہے, اس سے پتہ چلے گا کہ ہماری تجارت کھوٹ میں چل رہی ہے یا نفع میں چل رہی ہے. دیکھو یہ خالی رسمی چیز نہیں ہے, بیعت ہو گئے بس, بیعت ہونا کسی بات کی گارنٹی نہیں بلکہ اصل تو عمل ہے. بیعت ہونے کا مقصد یہ ہے کہ اس کو آگے عمل کا ذریعہ بنائیں. اس لیے عمل کا اہتمام کیجیے اور اللہ سے توفیق مانگیے. جو معاملات آپ کو بتائے گئے ان کو پابندی سے کرتے رہیے, ایک دن بھی چھوٹنے نہ پائیں. ہمارا نفس کہتا ہے ایک دو دن چھوٹ گیا تو کیا نقصان ہوگا, اس میں کیا خرابی آ جائے گی, آپ اس کے دھوکے میں آئے بغیر ملا ناگا کرتے رہیں. ہم جسم کے سارے تقاضے جو ہے وقت پر پورے کرتے ہیں, کھانا پینا, غسل کرنا, کپڑے بدلنا, سونا, آرام کرنا, جسمانی ضرورتوں کا ہم نے ایسا ٹائم ٹیبل بنا رکھا ہے کہ ذرا بھی اس کو چھوڑتے نہیں. مثلا صبح اٹھتے ہی پہلے غسل کرتے ہیں, روزانہ کپڑے بدلتے ہیں, دو وقت کا کھانا ٹائم پر کھاتے ہیں, وقت پر ناشتہ کرتے ہیں, طرح ہر کام ٹائم ٹیبل کے مطابق, اور لوگوں سے فخر یا بیان کرتے ہیں. اس نظام میں کوئی فرق نہیں ہوا ہے. آتا اگر دنیا میں کوئی بڑے سے بڑا حادثہ پیش آ جائے, زلزلہ آ جائے, طوفانی بارش آئے, کسی رشتے دار کا انتقال ہو جائے, تو کیا کبھی ہمارا ناشتہ چھوٹا, ہم نے دوپہر کا کھانا چھوڑا؟ کبھی نہیں. ہمیں کبھی بمبئی جانے کی ضرورت پیش آئی, ٹرین میں جگہ نہیں ملی, کھڑے کھڑے جا رہے ہیں, تب بھی کھانا نہیں چھوٹا, نہیں چھوٹتا. اسی اسٹیشن سے پوری کچوری لے کر کھڑے کھڑے بھی منہ میں ڈال دیں گے. ہم یہ سوچتے ہیں کھائیں گے نہیں تو کمزوری آ جائے گی, اور معمولات کے مطابق یہ سوچتے ہیں کہ ایک دن تسبیح نہیں پڑھیں گے تو کیا بگڑ جائے گا. مسئلہ ایک دن قرآن کی تلاوت نہیں کی تو کیا نقصان, اس کے وہاں یہ سوچ, اور یہاں کے کھانا نہیں کھائیں گے ایک ٹائم تو ٹانگیں ڈھیلی ہو جائے گی. یہ سمجھ میں آتا ہے, وہ سمجھ میں نہیں آتا. بھائیو یہ طے کر لیجئے کہ جس طرح دنیاوی امور کھانے پینے اور پہننے وغیرہ کا پرانے اہتمام کرتے ہیں, اسی طرح بتائے گئے معمولات عبادات تلاوت تسبیح وغیرہ پر پوری پابندی کے ساتھ جمع رہیں گے, بالکل کوتاہی نہیں کریں گے, پختہ ارادہ کر لیجئے کہ ایک دن بھی معمولات نہیں چھوڑنے ہیں, اور اگر کسی دن چھوٹ جائیں تو بطور علاج اس دن کھانا مت کھاؤ. یہ نہایت آسان علاج ہے, جس دن تسبیح نہیں پڑھی اس دن کھانا مت کھاؤ, پھر دیکھو برابر پابندی ہوتی یا نہیں, انشاءاللہ ضرور پابندی ہوگی اور اس کی برکتیں بھی حاضر ہیں. یہ جو ہدایت والا کتاب تھا اس کو پڑھتے رہا کرو, ایک مرتبہ نہیں بلکہ ہر 8-10 روز کے بعد اس کو پڑھو تاکہ یہ سبق تازہ ہو جائے اور عمل کا اہتمام رہے. پڑھ کر دیکھو کہ اس میں کون سی چیز پر عمل نہیں ہے, اس پر اہتمام سے عمل کرو. ہم اخبار دیکھنے کے ایسے عادی ہیں کہ صبح جب اخبار آتا ہے اسی وقت تو اس کو پورا دیکھ لیتے ہیں, پھر دوپہر میں جب کھانے کے لیے بیٹھتے ہیں نا تو پھر سے وہی اخبار لے کر بیٹھ جاتے ہیں, حالانکہ صبح میں سب کچھ دیکھ لیا. شام کو پھر اسی طرح جب تک کہ اگلے دن کا اخبار نہیں آتا وہاں تک اس کا پیچھا نہیں چھوڑتے, اور جس دن اخبار کی چھٹی ہو اس دن تو وقت نکالنا مشکل ہو جاتا ہے. یہ سب ہماری بری عادتیں ہیں, اللہ ہمیں ان سے بچنے کی توفیق عطا فرمائے. کہنے کا حاصل یہ ہے کہ جس طرح ہم ایک معمولی اور بے فائدہ اخبار کے لیے اتنا سارا وقت دیتے ہیں تو ہفتہ 10 دن میں ایک مرتبہ اس کتابچے کو بھی پڑھنے کا اہتمام کریں, اس سے انشاءاللہ بہت فائدہ ہوگا. اپنے حالات کی اطلاع, اپنے حالات کی اطلاع بھی دے دیجیے کہ آپ نے جو بتایا اس پر عمل کر رہے ہیں, تو جب آپ بتائیں گے نا تو آپ کے بتانے سے ہمیں خوشی ہوگی, ہم آپ کے لیے دعا کریں گے, آپ کو اس سے فائدہ پہنچتا ہے, اور اگر کوتاہی ہو جائے گی بھی تو بتائیں گے. حضرت قاری صدیق صاحب رضی فرمایا کرتے تھے, اچھا حال ہوتا ہے تو لوگ بتلاتے ہیں کہ میں روز اتنا پارے پڑھتا ہوں, اتنا تسبیح پڑھتا ہوں, اور برا ہوتا ہے تو بتاتے نہیں. حالانکہ برا ہو تو پہلے بتانا چاہیے تاکہ اس سے رکنے کی کوئی شکل پیدا ہو جائے, اس لیے اپنے حالات سے آگاہ کرتے رہیں. موقع با موقع ملاقات کر سکتے ہیں, جو ضروری حالات ہیں بس اسی کے لیے, فضول باتوں کے لیے ملاقات کی ضرورت نہیں ہے. بعض لوگ آتے ہیں تو بس یہی کہتے ہیں اس کی دعا کرو اس کی دعا کرو, اپنا حال تو بتاتے ہی نہیں, یہ مقصد نہیں ہونا چاہیے. عام دعائیں تو سب کے لیے کرتے ہی ہیں, جب یہاں روزانہ دعا کا اہتمام ہے تب بھی کوئی ملاقات کے لیے آئے گا, یہ دعا کرو. یہ دعا تو رات کو ہوئی تھی نا, رات کو جو دعا مانگی گئی تھی, اللہ سب مقروضوں کے قرضے ادا کر دے, دعا کرنے والوں نے یہ جملہ کہا تھا, ان سب مقروضوں میں آپ بھی آ گئے, تب پھر یہ دوبارہ آپ کا کو کہتے ہیں, یہ اس کی اہمیت ہے. اسے کہتے ادھر مانا لوگ جسمانی قربا کو اہمیت دیتے. مجھے اپنے شیخ کے پاس بیٹھنے کا موقع ملے گا تو جتنا کہ پاؤں دبانے کا موقع مل جائے, تیل لگانے کا موقع مل جائے, اس کی کوئی حیثیت نہیں. حضرت منا شاہ وسیم اللہ صاحب رحمۃ اللہ علیہ, حضرت تھانوی رحمۃ اللہ علیہ بڑے خلفاء میں سے, حضرت منا ابرار الحق صاحب بلیوی رحمۃ اللہ علیہ میرے دوست تھے, وہ حضرت کی صحبت میں ایک سال رہے تھے, تو وہ ہمیشہ حضرت منا وسیم اللہ صاحب کا مقولا نقل کرتے تھے, اس کو سنا تھا. حضرت منا شاہ وسیم اللہ صاحب حضرت تھانوی رحمۃ اللہ علیہ کے بڑے خلفاء میں سے تھے, ان کا مقولا حضرت مولانا ابرار صاحب بلیوی تو ہمارے دوست تھے, ساتھی بھی تھے, بے تکلف ساتھی تھے. وہ ہمیشہ بیان کرتے تھے کہ حضرت فرماتے تھے گرو بدن پر گرو بدن پر, یعنی گویا ہاتھ ملانے کا موقع مل جائے اسی کو اپنا کمال سمجھتے, جو ہدایت دی ہے اس پر عمل نہیں کرتے. یہ گرو بدن پر گرو, آج کل کیا مزاج بن گیا, حضرت آپ کے پاؤں دبانے کے لیے آپ کے پاس آنا چاہتا ہوں, ارے بھائی پاؤں مت دباؤ, ہم نے جو کہا ہے وہ کرو, مجھے پاؤں دبانے کی ضرورت نہیں ہے, آپ اپنی فکر کرو, اس سے متعلق کچھ پوچھنا ہے تو وہ پوچھو. اصل چیز شیخ کے تعلق کا مطلب ہی ہے اپنی اصلاح. یہ ان کی ہدایتوں پر عمل وہ تو کرنا نہیں ہے, اور یہ ہم کو مشاورے کا موقع مل جائے, ہم کو دعا کی درخواست کرنے کا موقع مل جائے. یہ ہم لوگ جسمانی قرب کو اہمیت دیتے ہیں, حالانکہ اگر جو ہے حضرت عماد رضی اللہ تعالیٰ عنہ کو نبی کریم صلی اللہ علیہ وسلم نے جب یمن کے لیے رخصت کیا تو ان کو نصیحت, ان کو اس طرح رخصت کیا کہ وہ سواری پر ہیں, حضور پیدل چل رہے ہیں. مدینہ سے باہر حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ ماں آج کے بعد تم مجھے نہیں دیکھو گے, میں دوبارہ مدینہ ہو گئے تو میں نہیں ملوں گا. یہ سن کر حضرت ماں کی آنکھوں میں آنسو آ گئے, تو حضور صلی اللہ علیہ وسلم نے فرمایا ان اول الناس بی المتقون من کانو ایسو کانو, میرے سب سے قریب لوگ وہ ہیں جو تقوا والے ہیں, گناہوں سے بچنے والے, جو بھی ہو جہاں رہتا ہو سات سمندر پار رہتے ہیں اور وہاں رہ کر سنتوں پر عمل کرتے ہیں تو حضور کا قربا حاصل ہے, اور روزے شریف کی جالی پکڑے ہوئے چمٹے ہوئے ہیں اور وہاں سنت کا عمل ہول نہیں رہا ہے تو کچھ بھی نہیں. یہ جسمانی قربا کوئی چیز نہیں, اصل تو ہدایت ہے, اس کے اوپر عمل ہونا چاہیے. ہم لوگ جسمانی قربا کو اہمیت دیتے ہیں, حالانکہ اگر ان معاملات کی پابندی کریں گے نا تو روحانی قربا حاصل ہوگا. دیکھنے کے اعتبار سے تو آپ دور ہیں لیکن حقیقت میں قریب ہوں گے, اس لیے اس کا اہتمام ہونا چاہیے. جو لوگ آتے بھی ہیں تو خالی یہ کہتے ہیں ابا بیمار ہیں دعا کر دیں, فلانے کے لیے دعا کر دیں, ٹھیک ہے اپنے لوگوں کے لیے دعا کرانا کوئی برا نہیں, لیکن اس کے علاوہ اور کچھ نہیں, اور کچھ نہیں. جو اصل چیز پوچھنی چاہیے وہ تو کوئی پوچھتا ہی نہیں, دکان نہیں چل رہی ہے اس کے لیے دعا کر دیجئے, بیٹے کو جو ہے امریکہ بھیجنے کی کوشش چل رہی ہے اس کے لیے دعا کر دیجئے. تو دعاؤں کے سلسلے میں آپ خود ہی ایسا کیوں نہیں بن جاتے کہ آپ کی دعا قبول ہونے لگی اس کا اہتمام کرو, خود ہی ایسے بن جاؤں. اے حضرت شاہ وسیلا صاحب ہی کہ اس میں ہے مواعظ کے اندر, ایک عورت تھی اس کی وہاں مرغی تھی وہ انڈا دیتی تھی, اس کے پڑوس میں دوسری عورت تھی اس کی مرغی نہیں تھی, تو دوسری عورت کے یہاں کوئی مہمان آتا تھا, اچانک مہمان آ جاتا ہے تو اس کے لیے انتظام کرنے میں ذرا دشواری ہو جاتی ہے, تو کوئی مہمان اچانک آ جاتا تو جس کے یہاں مرغی نہیں تھی وہ مرغی والے کے یہاں کہلواتی تھی کہ بہن ایک انڈا بھیج دو ہمارے یہاں مہمان آیا ہے. بس جب بھی ہو ایسا ہی ویسا ہی کرتی تھی. تو پھر ایک مرتبہ اس مرغی والے نے کہا, مرغی والے نے کہا کہ تم بھی مرغی پال لو نا تاکہ مجھ سے انڈا مانگنے کی ضرورت نہ پیش آئے. آپ کہیں حضرت دعا کر دیجئے, حضرت دعا کر دیجئے, تم ہی حضرت بن جاؤ نا, یعنی وہ اعمال کرو جن اعمال کے ذریعے سے آدمی اللہ کا مقرب بنتا ہے, پھر تم کو کسی سے کچھ کہنے کی ضرورت پیش نہیں آئے گی, اللہ تعالیٰ کے آپ کی ضرورت خود بخود پوری ہوتی جائے گی. تو حقیقت تو یہی ہے, ایسا آدمی کو اس کی طرف توجہ کرنی چاہیے. یہ ہمارا سلسلہ چشتی سلسلہ ہے, یہ چشتیہ سلسلہ ہے. آپ کو کوئی پوچھے کہ آپ کون سے سلسلے میں, ویسے بیعت کے وقت تو ہمارے اکابر یعنی سلسلوں کو بھی ذکر کرتے ہیں لیکن اصل تعلیمات جو ہیں چشتیہ سلسلے کی, حضرت خواجہ معین الدین چشتی اجمیری رحمۃ اللہ علیہ کی طرح منسوب ہے. تو ہر ایک لکھتا ہے, کے جی این تو ہر ایک لکھتا ہے, کے جی این ہر ایک لکھتا ہے, لیکن ان کی نسبت سے کیا کرنا چاہیے کوئی نہیں کرتا. اپنے آپ کو کے جی این بولنے پر تو فخر کرتے ہیں لیکن کے جی این ہونے کی حیثیت سے مجھے کیا اعمال کرنے چاہیے اس کی کوئی فکر نہیں کرتا. یہ سلسلہ ان کے واسطے سے حضور صلی اللہ علیہ وسلم تک پہنچا ہے. میرے شیخ و مرشد حضرت مولانا مفتی محمود حسن صاحب ہیں, उनके शेख हजरत मौलाना मोहम्मद ज़करिया साहब, इस तरह हुजूर साहब हम तक एक पूरा सिलसिला है, उसको शजरा कहते हैं। जैसे नसब नामे को शजर नसब कहते हैं, शजरा असल तो दरख्त को कहते हैं क्योंकि दरख्त की शाखें दरख्त से मिली हुई होती है। इस तरह ये सिलसिला भी पूरा हुजूर सल्लल्लाहु अलैहि वसल्लम तक मिला हुआ है। इस माना कर इसको भी शजरा कहते हैं। इस किताब के आखिर में बाकायदा नामों के साथ और अशार के साथ छपा हुआ भी है। पुराने लोग शजरे का बड़ा एहतमाम करते थे। जब तक शजरा न हो वहां तक ये हमते ही नहीं थे कि बैठे। मेरे वालिद साहब रहमतुल्लाह अलैह, शेखुल इस्लाम मौलाना हुसैन अहमद बदनी रहमतुल्लाह अलैह से बैठ थे। मैंने कोई दिन ऐसा नहीं देखा कि वो शजरा ना पढ़ते हो। पुराने सब बहुत एहतमाम से पढ़ते और उसकी बड़ी बरकतें भी हैं। शजरा पढ़ने की अगर आप आदत डालेंगे बड़ी बरकतें हैं उसकी। बहुत से बुजुर्गों के यहाँ इसका मामूल रहा है, उसकी बड़ी बरकत है। हम में से तो बहुत से ऐसे भी होंगे जिन्होंने जिंदगी में एक मरतबा भी न पढ़ा होगा। कहने का हासिल यह है कि शजरे को भी पढ़ने की आदत डालो। अल्लाह ताला के नेक बंदों के सदके में अल्लाह ताला हमें नेकी की तौफीक अता फरमाएंगे। नील इस सिलसिले के मशाइख के लिए दुआ और इसाले सवाब का भी एहतमाम, यानी कम से कम रोजाना सूरह यासीन पढ़कर कुछ 3 मरतबा या 12 मरतबा सूरह इखलास पढ़ करके उसका सवाब अपने सिलसिले के तमाम बुजुर्गों को मुझसे लेकर के, मैं तुम्हारा पीर हूं तो मैं तुम मुझसे लेकर हुजूर तक जितने भी नाम आते हैं वकाबिल के सबको उसका सवाब। जब हम उनसे रूहानी फायदा हासिल करना चाहते हैं तो हमें भी उनको फायदा पहुंचाने की कोशिश करनी चाहिए। हल जजाउल एहसान इल्लल एहसान, हम उनके लिए इशारे सवाब का एहसान एहतमाम करेंगे तो उनकी तवज्जुहात, उनकी रूहानी तवज्जुहात हमारी तरफ मुतवज्जे होंगी और उससे फायदा पहुंचेगा। आदत बना लो। कितनी देर लगती है? 12 मरतबा खोलो, 3 मरतबा खोलोगे अल्लाह का सवाब एक कुरान के बराबर, 12 मरतबा खोलो अल्लाह पढ़ोगे तो 4 कुरान हो गए, इसका सवाब पहुंचा दो। 1 मिनट 2 मिनट हो जाता है, चलते चलते ही हो जाएगा। जितना इसका एहतमाम करो काबिल क्या इसका है। हमारे बुजुर्ग तो उनकी तरफ से कुर्बानियां करवाते हैं, उनकी तरफ से सदका करते हैं, उनकी तरफ से दूसरे की काम। देखो आप बीच में हजरत शेख ने लिखा जगह ये, यानी इन अकाबिर की तरफ से, इन बुजुर्गों की तरफ से। ये जीन कहना तो आसान है लेकिन ख्वाजा साहब के लिए कुर्बानी करना, ये बकरीद के दिन एक बकरा उनकी तरफ से भी कुर्बानी का पेश करो, कितने हैं जो पेश करते हैं, कितने जो और अपनी कुर्बानी के जानवरों में उनका हिस्सा रखते हैं। आज भी हैं तो इसका बड़ा एहतमाम करते हैं अपने असातिज़ा के लिए, अपने मशाइख के लिए, अपने नाकाबिर के लिए, सहाबा के लिए। एक साहब थे तो असाबे बदर के लिए, कितने हैं असाबे बदर? 313 बकरे जमा करते थे वो कुर्बानी की उनकी तरफ से। बात आ गई तो कह देता हूं तो, और हमें एक कुल अल्लाह पढ़ने की भी फुर्सत नहीं है। अभी हम चाहते हैं कि हमको फैज बैठ, हमको बैठे बैठे फैज मिल जावे तो भाई उसके लिए भी आदमी को तो कोशिश तो करनी चाहिए फैज हासिल करने के लिए। तो बहरहाल ये इसका एहतमाम करो, ये हमारे लिए रूहानी एतबार से इस सिलसिले के मशाइख के लिए दुआ इसारे सवाब भी करते हैं। अल्लाह ताला आप सबको तौफीक अता फरमाए और इस बैत होने को अल्लाह ताला कबूल फरमाए, इन अमाल का एहतमाम करने की तौफीक अता फरमाए, हर किस्म की मासियतों से हिफाजत फरमाए, इस बैत होने को आइंदा हमारी जिंदगी के सही राह पर आने का जरिया बनाए और इस सिलसिले के